نحمده ونصلي على رسوله الكريم اما بعد اعوذ بالله من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم آج کی اس بابرکت مجلس میں میں فیض الرحمن ندوی آپ تمام حضرات کا پرتپاک استقبال کرتا ہوں السلام علیکم ورحمۃ اللہ وبرکاتہ خواتین و حضرات پروگرام کا آغاز قرآن پاک کی تلاوت سے ہوگا اس کے لیے میں اسلامک انٹرنیشنل اسکول ممبئی کے استاد قاری مستقیم انصاری سے گزارش کروں گا کہ وہ قرآن پاک کی تلاوت سے جلسے کا آغاز کریں What? جزاک اللہ خیرن قاری صاحب، آپ ابھی قاری صاحب سے قرآن پاک کی سورہ سورہ حجر سورہ نمبر 15 آیت نمبر 16 سے 25 تک کی آیتوں کی تلاوت سماعت فرما رہے تھے، آئیے ہم ان کا ترجمہ سنتے ہیں۔ اللہ کے نام سے شروع کرتا ہوں جو بڑا مہربان نہایت رحم کرنے والا ہے۔ یقیناً ہم نے آسمان میں برج بنائے ہیں اور دیکھنے والوں کے لیے اسے سجا دیا گیا ہے اور اسے ہر مردود شیطان سے محفوظ رکھا ہے، ہاں مگر جو چوری چھپے سننے کی کوشش کرے اس کے پیچھے دہکتا ہوا شعلہ لگتا ہے۔ اور زمین کو ہم نے پھیلا دیا ہے اور اس پر پہاڑ ڈال دیے ہیں اور اس میں ہم نے ہر چیز ایک معین مقدار سے اگا دی ہے اور اسی میں ہم نے تمہاری روزیاں بنا دی ہیں اور جنہیں تم روزی دینے والے نہیں ہو، اور جتنی بھی چیزیں ہیں ان سب کے خزانے ہمارے پاس ہیں اور ہم ہر چیز کو اس کے مقررہ انداز سے اتارتے ہیں اور ہم بھیجتے ہیں بوجھل ہوائیں پھر آسمان سے پانی برسا کر وہ تمہیں پلاتے ہیں اور تم اس کا ذخیرہ کرنے والے نہیں ہو، ہم ہی جلاتے اور مارتے ہیں اور ہم ہی بالآخر وارث ہیں، اور تم میں سے آگے بڑھنے والے اور پیچھے ہٹنے والے بھی ہمارے علم میں ہیں، آپ کا رب سب لوگوں کو جمع کرے گا، یقیناً وہ بڑی حکمتوں والا بڑے علم والا ہے۔ آیتوں کے ترجمے کے بعد اب میں آپ کے سامنے پونا کی ایک مشہور شخصیت کو دعوت سخن دینے جا رہا ہوں جن کی خدمات کا دائرہ کافی وسیع ہے اور اس پروگرام کو ترتیب دینے میں آپ کی نمایاں محنت رہی ہے۔ میری مراد ہے جناب پی اے انعامدار سے۔ پی اے انعامدار کی شخصیت بہت معروف ہے اور خاص کر تعلیمی میدان میں آپ نے امت مسلمہ کے لیے بڑا نمایاں رول انجام دیا ہے۔ آپ کئی اہم شعبہ تعلیم سے متعلق اداروں میں بہت سارے اہم عہدوں پر فائز ہیں، خاص طور پر صدر مہاراشٹر کاسموپولیٹین ایجوکیشن سوسائٹی پونا، صدر مہاراشٹر میڈیکل ایجوکیشن اینڈ ریسرچ سینٹر پونا، صدر پی اے انعامدار ایجوکیشن ٹرسٹ پونا، ممبر قومی کونسل برائے فروغ اردو زبان، ممبر مینجمنٹ کونسل ہمدرد یونیورسٹی دہلی، ممبر مینجمنٹ کونسل علی گڑھ مسلم یونیورسٹی، ممبر سینیٹ جامعہ ملیہ اسلامیہ سینٹرل یونیورسٹی نئی دہلی۔ اس کے علاوہ آپ نے سماجی شعبے میں بھی ایک اہم کردار ادا کیا ہے۔ آپ یتیم خانہ انجمن خیر الاسلام ممبئی اور طبیہ یتیم خانے کے ٹرسٹی بھی ہیں۔ آپ مہاراشٹر اسٹیٹ مائنارٹی کمیشن ممبئی کے رکن بھی رہ چکے ہیں۔ آپ اگرچہ قانون کی کوئی ڈگری نہیں رکھتے، مگر اس کے باوجود آپ کو قانونی مسائل حل کرنے میں، خاص طور پر تعلیمی اداروں کے مسائل حل کرنے میں امتیاز حاصل ہے۔ یہ انعامدار صاحب کے تعلق سے میں نے تعارف میں وقت کی کمی کی وجہ سے اختصار سے کام لیا ہے، ورنہ آپ کی تعلیمی اور سماجی خدمات کو اتنے کم وقت میں آپ حضرات کے سامنے رکھنا بڑا مشکل کام ہے۔ میں ان کو یہ شعر پڑھتے ہوئے دعوت سخن دیتا ہوں کہ لاکھوں ہی مسافر چلتے ہیں، منزل پر پہنچتے ہیں دو ایک، لاکھوں ہی مسافر چلتے ہیں، منزل پہ پہنچتے ہیں دو ایک، اے اہل زمانہ قدر کرو، نایاب نہ ہوں کمیاب ہیں ہم۔ پی اے انعامدار صاحب تشریف لائیں اور اپنے قیمتی اور مفید مشوروں سے ہم سامعین کو محظوظ فرمائیں۔ پی اے انعامدار صاحب۔ عالی جناب ڈاکٹر ذاکر نائک صاحب، اسلامک ریسرچ فاؤنڈیشن کے سبھی ذمہ داران، اس محفل میں ذاکر نائک صاحب کو سننے کے لیے، اسلام کے بنیادی اصولوں کو سمجھنے کے لیے دنیا کے دوسرے مذہبوں کے ساتھ اسلام کے اصولوں کو پہچاننے کے لیے اس کیمپس میں آئے ہوئے سبھی نوجوان، بزرگ بھائیوں، بہنوں اور ساتھی داران، پونا کے لیے یہ خوش قسمتی ہے کہ ڈاکٹر نائک آج اور آج سے تین دن تک ہمارے بیچ ہوں گے اور آپ تک اپنے خیالات پہنچانے کا کام کرنے والے ہیں۔ سب سے پہلے پونا والوں کی طرف سے، اعظم کیمپس کی طرف سے، میں ان کا، ان کی سبھی ساتھی داروں کا دلی استقبال کرتا ہوں۔ ہم خوش نصیب ہیں کہ انٹرنیشنل اسکالر آف اسلامک اسٹڈیز، ساتھ ہی ساتھ انٹرنیشنل اسکالر آف کمپیریٹیو ریلیجن، ایسی شخصیت ہندوستان میں بستی ہے۔ دوسری بات، وہ ہمیشہ اعظم کیمپس سے، یہاں کے ذمہ داروں سے وابستہ ہیں۔ تیسری بات، وہ پونا سے گھر کے فیملی کی وجہ سے بھی جڑے ہوئے ہیں، اور میں جانتا ہوں ڈاکٹر ذاکر نائک صاحب نے ایک ایسا چینج اسلام کے ٹیچنگ کے ذریعے اس ملک میں اور ساری دنیا میں لایا ہوا ہے۔ اس سے پہلے ہم لوگوں نے اتنے بڑے مجمع صرف جذباتی باتوں کے وقت میں دیکھے ہیں۔ دماغ کی بات ہو، تعلیم کی بات ہو، اور اتنے بڑے پیمانے پر نوجوان डॉक्टर नाइक साहब को सुनने के लिए आता है, मुझे लगता है डॉक्टर नाइक साहब ने अपने स्टाइल के वजह से, अपने तरीक़ेकार के वजह से सबसे पहले जो चेंज लाया है वो ये है कि अमन के ज़रिए, तालीम के ज़रिए जज्बात को दूर रख कर भी हम लोग दूसरे मज़हब के लोगों के साथ उन्हीं के ज़बान में, उन्हीं के स्क्रिप्चर के साथ राबता कायम कर सकते हैं। और मुझे लगता है इस मुल्क की जो बुनियादी कल्चर है, जो बुनियादी तहजीब है, उस तहजीब से कुछ लोग और ख़ास करके पॉलिटिशियन इस मुल्क को दूर लेके जाना चाहते हैं। ऐसे वक्त में डॉक्टर नाइक साहब ने अपने नॉलेज से, अपने एक नए तरीक़ेकार से और साथ साथ में मॉडर्न टेक्नोलॉजी को इस तरीक़ेकार के साथ में जोड़कर एक नया रेवोल्यूशन लाया हुआ है। उनका यह कहना है कि अल्लाह अगर एक है, ईश्वर अगर एक है, गॉड अगर एक है, तो उसके पैगाम अलग अलग नहीं हो सकते। उसका पैगाम भी एक है और उस एक पैगाम को सभी स्क्रिप्चर्स में, सभी रिलीजियस बुक्स में ढूंढकर एक जगह लाकर उसकी एक जहती का एग्जाम्पल देने का काम आप कर रहे हैं। उन्होंने वक्त के हालात को समझ लिया है। आज का नौजवान तालीम याफ्ता, साइंटिफिक टेम्परामेंट रखने वाला और लॉजिक को समझने वाला है। वो कोई भी ऐसी बात को मानने को तैयार नहीं है जो साइंटिफिकली एक्सप्लेन नहीं की जा सकती, लॉजिक के साथ वो समझाई नहीं जा सकती, ऐसी बातों को वो समझने के लिए तैयार नहीं है। इस्लाम के बुनियादी उसूलों में भी एक ही उसूल है कि अगर आप कुछ कहते हैं तो उसका प्रूफ दीजिए, और प्रूफ ऐसा दीजिए कि वो साइंटिफिक एनालिसिस में प्रूव हो सके। और मुझे लगता है इस चीज को बेहतरीन तरीके से समझकर और उसी को बुनियाद बनाकर डॉक्टर जाकिर नाइक साहब ने अपना एक ढंग, अपना एक स्टाइल शुरू करते हुए मासेस तक पहुंचने का तरीक़ेकार इख्तियार किया है। नॉलेज को शेयर करना, नॉलेज को बढ़ाना है, और मुझे लगता है कि इस मुल्क में अगर अमन है, बहुत छोटी मोटी घटनाओं को छोड़कर 99.9% इस मुल्क में अमन है। और मैं दावे के साथ कहता हूं कि इस मुल्क में जितनी मुस्लिमों की हालत अच्छी है, दुनिया के दूसरे मुल्कों में नहीं है। और हिंदुस्तान के दस्तूर में हम लोगों को सभी कौमों के साथ बेहतरीन तरीके से आगे बढ़ने का मौका दिया गया है। डॉक्टर जाकिर नाइक साहब, आपने सभी मजहब के लोगों को अमन का पैगाम दिया है। उनके साथ आप मिलकर बड़े बड़े मजमों में बिल्कुल साइंटिफिक तरीके से उनके ही स्क्रिप्चर को साथ में रखकर, सामने रखकर बात करते हैं। और मुझे लगता है इस मुल्क की तहजीब के साथ जोड़कर इस्लाम की फिलॉसफी को आप आगे बढ़ाने की कोशिश कर रहे हैं। मुझे पूरी उम्मीद है कि जो भी डॉक्टर जाकिर नाइक साहब को सुनता है वो अमन को छोड़कर दूसरा कोई रास्ता इख्तियार नहीं कर सकता, और अमन के रास्ते पे चलने के लिए इस्लाम की बुनियादी उसूलों को आगे बढ़ाने के लिए और इसी के जरिए एक जहती का पैगाम देने के लिए आज डॉक्टर जाकिर नाइक साहब पुणे आए हुए हैं। वो पुणे आते रहते हैं और हमारी रिक्वेस्ट पे उन्होंने 3 दिन का प्रोग्राम यहाँ पे दिया है। मुझे लगता है कि इन 3 दिनों में हम लोग इतना पा जाएंगे कि आने वाले साल 2 साल तक अगर हम सिर्फ उसको सोचते रहें, उसको एनालिसिस करते रहें और अगर हम उस पर अमल भी करते रहें तो हमारी पॉलिटिकल, सोशल, रिलीजियस एंड फाइनेंशियल पोजीशन चेंज हो जाएगी। और यही हमारा मकसद है इस कैंपस को एस्टैब्लिश करने के पीछे, और इस कैंपस में जो हम अलग अलग एक्टिविटीज़ कर रहे हैं उसके भी पीछे हमारा यही मकसद है कि मिलकर सारे कौमों के साथ इस मुल्क को आगे बढ़ाना है और साथ ही साथ इस्लाम के उसूलों को दूसरे मज़हब के उसूलों के साथ एक प्लेटफॉर्म के ऊपर लाकर जो कॉमन थिंकिंग है उस कॉमन थिंकिंग को आगे बढ़ाना, ये हमारे कैंपस का मकसद है। और इस मकसद को पूरा करने का एक स्टेप हमने डॉक्टर जाकिर नाइक साहब को यहाँ पे बुलाकर पूरा करने की कोशिश की है। मैं आप सब लोगों की तरफ से, पुणे वालों की तरफ से डॉक्टर जाकिर नाइक साहब और उनके सभी साथीदारों का फिर एक बार इस्तकबाल करता हूँ, खुशामदीद कहता हूँ, वेलकम करता हूँ और मैं आपकी रजा लेता हूँ। जय हिंद। शुक्रिया पीए इनामदार साहब। आप हजरात अभी आज़म कैंपस के रूह रवान जनाब पीए इनामदार साहब के ख्यालात समात फरमा रहे थे। अब मैं आप हजरात के सामने हमारी इस बज़्म के मुकर्रर, जिनको आप सब हजरात सुनने के लिए यहाँ जमा हुए हैं, मैं उनका एक इंतहाई मुख्तसर तारुफ आप हजरात के सामने पेश करता हूँ। आज की हमारी इस बज़्म के जो मुकर्रर हैं वो डॉक्टर जाकिर नाइक साहब हैं। डॉक्टर जाकिर नाइक न सिर्फ एक बेबाक बैनुल अक्वामी दाई इस्लाम व मुफक्किर बल्कि मज़ाहिब के तकाबी मुताले में आपका कोई सानी नहीं है। आप पेशे के एतबार से MBBS डॉक्टर हैं। डॉक्टर जाकिर नाइक इस्लामिक रिसर्च फाउंडेशन मुंबई के सदर हैं। इस्लामी नज़रियात की पासबानी के अलावा आप इस्लाम के मुतालिक फैली हुई गलत फहमियों को कुरान व हदीस और दीगर मज़ाहिब की मुक़दस किताबों के हवालों से मंतिकी दलाइल और साइंसी हकायक के ज़रिए दूर करने में काफ़ी महारत रखते हैं। आप अपने तनकीदी तज़ज़ियों और आवामी तकरीरों के दौरान हाज़रीन की तरफ से किए गए सवालात के मुदल्लल और तशफ़ी बख्श जवाबात के लिए सारी दुनिया में जाने जाते हैं। आपने गुज़िश्ता 10 बरसों में दुनिया के बहुत से ममालिक जैसे अमेरिका, कनाडा, UK, सऊदी अरेबिया, मुत्तहिद अरब इमारात, कुवैत, कतर, बहरीन, ओमान, ऑस्ट्रेलिया, न्यूज़ीलैंड, साउथ अफ्रीका और दूसरे मुल्कों में 1000 से ज़ायद अवामी तकरीरें की हैं। इसके साथ साथ हिंदुस्तान के बहुत सारे शहरों में भी आपने बहुत सारी अवामी तकरीरें पेश की हैं। ख़ास तौर पर बेंगलोर में आपने 21 जनवरी सन 2006 को एक बड़ी तारीख साज तकरीर की थी जो श्री श्री रविशंकर के साथ हुई थी। ये एक मुबाहिसा था जो लाइव टेलीकास्ट भी हुआ था और इंतहाई कामयाब रहा। मशहूर आलमी दाई इस्लाम व माहिर तकाबुल मज़हब शेख अहमद दीदात ने डॉक्टर जाकिर नायक को सन 1994 में दीदात प्लस कहा था और सन 2000 में डॉक्टर जाकिर नायक को दावत इस्लाम और मुताले तकाबुल अदियान के मैदान में उनकी खिदमात को सराहते हुए उनको एजाज़ से नवाजा और कहा بیٹے تم نے جو کام 4 برسوں میں کیا ہے اس کو پورا کرنے میں مجھے 40 سال لگے، الحمدللہ۔ ڈاکٹر صاحب نے دعوتی میدان میں اپنا ایک منفرد اور نمایاں مقام حاصل کیا۔ آپ نے موجودہ ذرائع ابلاغ یعنی ماڈرن ٹیکنالوجی کو اپنا کر دعوتی کاموں کو زبردست ترقی دی، اور پیش ٹی وی اسی فکر کا نتیجہ ہے۔ پیش ٹی وی اب دنیا بھر کے 150 سے بھی زیادہ ملکوں میں دیکھا جا رہا ہے، اور مسلم سماج کی اصلاح اور غیر مسلموں میں اسلام کے متعلق پھیلی ہوئی غلط فہمیوں کو دور کرنے اور اسلام کی صحیح تصویر پیش کرنے میں کافی مؤثر ثابت ہوا ہے۔ دنیا کے 150 سے زیادہ ملکوں میں بلا ناغہ ڈاکٹر ذاکر نائک کی تقریروں کو بین الاقوامی ٹی وی چینلوں پر پیش کیا جاتا ہے۔ امت مسلمہ کے مسائل کے حل کے لیے آپ ہمیشہ فکر مند رہے ہیں، اور اسی لیے آج کے حالات کو سامنے رکھتے ہوئے اور مسلمانوں کی معاشی بدحالی سے متاثر ہو کر آپ نے اس سال ایک بیت المال بھی قائم کیا ہے جو IRF یونائیٹڈ اسلامک ایڈ کے نام سے جانا جاتا ہے۔ اب میں آپ کے اور ڈاکٹر صاحب کی تقریر کے درمیان زیادہ حائل ہونا نہیں چاہتا، میں ڈاکٹر صاحب سے گزارش کروں گا کہ وہ مائک پر تشریف لائیں اور اپنی تقریر سے ہمیں نوازیں۔ ہیں اور بھی دنیا میں سخنور بہت اچھے، کہتے ہیں کہ ذاکر نائک کا ہے انداز بیاں، اور جناب ڈاکٹر ذاکر نائک صاحب۔ الحمدللہ والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحابہ اجمعین، اما بعد، اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ قل ان کان آباؤکم و ابناؤکم و اخوانکم و ازواجکم و عشیرتکم و اموال اقترفتموها و تجارۃ تخشون قصادها و مساکن ترضونها احب الیکم من اللہ و رسولہ و جہاد فی سبیلہ فتربصوا حتی یأتی اللہ من امرہ واللہ العزیز الحکیم الفاسقین رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ میرے محترم بزرگوں اور میرے عزیز بھائی اور بہنوں، السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ مجھے بے حد خوشی ہو رہی ہے کہ الحمدللہ 3 سال بعد میں پھر سے پونا میں موجود ہوں اردو تقریر دینے کے سلسلے میں، اور میں اس کے لیے اللہ سبحانہ تعالیٰ کے بعد جناب پی نامدار صاحب کا آبھاری ہوں، اور میں شکریہ کرتا ہوں، اور الحمدللہ میں اس کیمپس کے لیے دعا کرتا ہوں کہ اللہ سبحانہ و تعالیٰ اس کیمپس کو نہ ہی صرف پونا میں بٹ سارے ہندوستان میں انشاءاللہ ایک مثال بن کے رہ جائے۔ جیسے آپ جانتے ہیں کہ میں اکثر تقریر صرف انگریزی میں کرتا ہوں، چند مواقع پہ جب آرگنائزر اصرار کرتے ہیں تو میں کوشش کرتا ہوں کہ کچھ بات میں اردو میں کہوں، کیونکہ میرے تعلیم انگریزی میں ہوئی ہے، ممکن ہے کہ اس تقریر میں جو میں اردو میں کرنے جا رہا ہوں کافی غلطیاں ہوں گی، تو اسی لیے میں تقریر کے پہلے آپ سب لوگ سے معذرت چاہتا ہوں۔ آج کی تقریر کا موضوع ہے دعویٰ یا ہلاکت۔ دعویٰ کی کیا معنی ہے؟ جو لوگ اردو اور ہندی جانتے ہیں وہ دعوت کی معنی جانتے ہیں، اور جب بھی یہ لفظ دعوت جب ہم سنتے ہیں فوراً ہمارے دماغ میں مٹن بریانی یا پلاؤ آ جاتا ہے۔ جب بھی دعوت کا لفظ سنتے ہیں مٹن بریانی، چکن بریانی یا پلاؤ ہمارے ذہن میں آتا ہے۔ دعوت کے معنی مٹن بریانی یا چکن بریانی نہیں ہے، دعوت کی معنی ہے بلانا، اٹ مینز این انویٹیشن۔ اور آج ہم کھانے کی دعوت کے بارے میں نہیں ذکر کرنے والے، ہم ذکر کرنے والے ہیں دعوت الاسلام کے بارے میں۔ اور جب بھی کسی کو دعوت دی جاتی ہے وہ انسان غیر ہوتا ہے، اپنے گھر والوں کو دعوت نہیں دی جاتی. تو دعوت اسلام کے پس منظر میں اس کے صحیح معنی ہیں غیروں کو بلانا، غیر مسلمانوں کو اسلام کی طرف بلانا. اور جب ہم کوئی مسلمان سے اسلام کے بارے میں بات کرتے ہیں، اس کے معنی ہے اصلاح. اسلام مطلب مرمت کرنا. اگر ہم کوئی مسلمان سے اسلام کی بات کرتے ہیں اور کچھ چیز اس انسان کو بتلاتے ہیں، اسے کہتے ہیں اصلاح. لیکن زبان میں اصلاح اور دعوت جب استعمال کرتے ہیں تو لوگ یکساں کرتے ہیں، لیکن خصوصاً طور پہ یہ لفظ دعوت استعمال ہوتا ہے غیر مسلمانوں کے لیے، اور اصلاح استعمال ہوتا ہے مسلمانوں کے لیے. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں قرآن مجید میں، سورہ آل عمران میں، سورہ نمبر 3 آیت نمبر 110 میں، کنتم خیر امت اخرجت للناس، اے مسلمان آپ ساری انسانیت میں سب سے بہترین قوم ہیں. اللہ سبحانہ وتعالیٰ ہمیں عزت دے رہا ہے. اللہ سبحانہ وتعالیٰ فرماتے کہ ہم مسلمان ساری انسانیت میں سب سے بہترین قوم ہیں. جب بھی کسی کو عزت دی جاتی ہے، عزت کے ساتھ ذمہ داریاں ہونا لازم ہے. جب بھی کسی کو عزت دی جاتی ہے، جب بھی کسی کو عہدہ دیا جاتا ہے، whenever there is honor given it is always followed up with the responsibility. عزت کے ساتھ، عہدے کے ساتھ ذمہ داریاں ہونا لازم ہے. مثال کے طور پہ ایک اسکول میں پرنسپل کا عہدہ ٹیچر سے زیادہ ہے، ایک ٹیچر کا عہدہ، ایک ٹیچر کی عزت کلرک سے زیادہ ہے، ایک اسکول میں پرنسپل کی عزت، پرنسپل کا عہدہ ٹیچر سے زیادہ ہے، ایک ٹیچر کی عزت، ایک ٹیچر کا عہدہ کلرک سے زیادہ ہے. عزت اور عہدے کے ساتھ ذمہ داری لازم ہے. ایک پرنسپل کی ذمہ داری ٹیچر سے زیادہ ہے، ایک ٹیچر کی ذمہ داری کلرک سے زیادہ ہے. جب اللہ سبحانہ و تعالیٰ قرآن مجید میں فرماتے ہیں سورہ آل عمران میں، سورہ نمبر 3 آیت نمبر 110 میں، کنتم خیر امت اخرجت للناس، اے مسلمانوں آپ ساری انسانیت میں سب سے بہترین امہ ہیں. جب اللہ سبحانہ و تعالیٰ ہم عزت دے رہا ہے، ہمیں ایک عہدہ دے رہا ہے، اس کے ساتھ ذمہ داری لازم ہے. اور ذمہ داریاں کا ذکر بھی اسی آیت میں ہے، تَأْمُرُونَ بِالْمَعْرُوفِ وَتَنْهَوْنَ عَنِ الْمُنكَرِ وَتُؤْمِنُونَ بِاللَّهِ، کیونکہ ہم لوگوں کو اچھائی کی طرف بلاتے ہیں اور برائی سے روکتے ہیں اور اللہ سبحانہ و تعالیٰ پر ایمان لاتے ہیں. اللہ سبحانہ و تعالیٰ ہمیں خیرہ امہ کہہ رہا ہے کیونکہ ہم لوگوں کو اچھائی کی طرف بلاتے ہیں اور برائی سے روکتے ہیں. اگر ہم لوگوں کو اچھائی کی طرف نہیں بلائیں گے اور برائی سے نہیں روکیں گے تو ہم خیرہ امہ کہلانے کے لائق نہیں ہیں، ہم مسلمان کہلانے کے لائق نہیں ہیں. اگر ہم خیرہ امہ ہیں، اگر ہم مسلمان ہیں، تو ہمارے پہ فرض ہے کہ ہم لوگوں کو اچھائی کی طرف بلائے اور برائی سے روکے. اگر ہم لوگوں کو اچھائی کی طرف نہیں بلاتے ہیں اور برائی سے نہیں روکتے ہیں تو ہم مسلمان کہنے کے لائق نہیں ہیں، ہم خیرہ امہ کہنے کے لائق نہیں ہیں. اللہ تعالیٰ فرماتے ہیں سورہ بقرہ میں، سورہ نمبر 2 آیت نمبر 143 میں، کہ ہم نے مسلمان کو ایک امت وسط بنایا ہے تاکہ ہم لوگوں کو شہادت دے، جس طریقے سے ہمارے آخری نبی محمد صلی اللہ علیہ وسلم ہم پہ شہادت دیں گے. اور اس تقریر کے شروعات میں میں نے قرآن مجید کی ایک آیت کا تلاوت کی، سورہ توبہ، سورہ نمبر 9 آیت نمبر 24. سورہ توبہ قرآن مجید کی سب سے سخت سورہ ہے. سورہ توبہ قرآن مجید میں سب سے سخت سورہ ہے. کیوں میں کہہ رہا ہوں کہ سورہ توبہ قرآن مجید میں سب سے سخت سورہ ہے؟ کیونکہ یہ ایک واحد سورہ ہے سارے قرآن مجید میں جس کے شروعات میں بسم اللہ الرحمن الرحیم نہیں ہے، اللہ کے نام سے جو مہربان اور بے نیاز ہے. ورنہ ہر سورہ قرآن مجید میں 114 سورے ہیں، اور ہر سورے کے شروعات میں ہیں بسم اللہ الرحمن الرحیم، اللہ کے نام سے جو مہربان اور رحیم ہے۔ لیکن سورہ توبہ کے شروعات میں بسم اللہ الرحمن الرحیم نہیں ہے، کیوں؟ مثال کے طور پہ اگر آپ اپنے اہلیہ کے ساتھ یا اپنے والدہ کے ساتھ اگر پونا کی سڑکوں پہ چل رہے ہیں، مشہور سڑک ای اسٹریٹ، اور اگر ایک لفنگا آپ کی اہلیہ یا آپ کے والدہ کی ہینڈ بیگ کو چھین کے بھاگتا ہے، آپ کیا کریں گے؟ بٹ نیچرل آپ اس کا پیچھا کریں گے، اور جب آپ اس لفنگے کو پکڑیں گے تو آپ نے کہیں گے السلام علیکم ورحمۃ اللہ وبرکاتہ، آپ نے کہیں گے بسم اللہ الرحمن الرحیم، آپ کہیں گے اے بھائی صاحب ہینڈ بیگ کو واپس دو نہیں تو گردن توڑ دوں گا، اے بھائی صاحب ہینڈ بیگ کو واپس دو نہیں تو ٹانگ توڑ دوں گا۔ آپ موضوع پہ فوراً آئیں گے، آپ نہیں کہیں گے بسم اللہ الرحمن الرحیم السلام علیکم، آپ موضوع پہ فوراً آئیں گے۔ اسی لیے کچھ مفسرین کہتے ہیں کہ سورہ توبہ میں اللہ سبحانہ و تعالی پہلے چند آیت میں ذکر ہوتا ہے کہ ایک معاہدہ تھا مسلمان اور مشرق مکہ کے بیچ، اور یہ معاہدہ ایک طرفہ مشرکوں نے توڑ دیا تھا۔ جب اللہ سبحانہ و تعالی ورس نمبر 5 پہ آتے ہیں، اللہ تعالیٰ کہتے میں آپ کو 4 مہینے کی مہلت دیتا ہوں ورنہ اعلان جنگ، اور جب اللہ سبحانہ و تعالیٰ مشرکوں کو تنبیہ دیتے ہیں تو اللہ سبحانہ و تعالیٰ موضوع پہ فوراً آ جاتے۔ اسی لیے کچھ مفسرین کہتے ہیں کہ اس سورے کے پہلے بسم اللہ الرحمن نہیں ہے، اللہ تعالیٰ فرماتے کہ 4 مہینے کا وقت مہلت ورنہ اعلان جنگ۔ اور جب اللہ سبحانہ و تعالیٰ آیت نمبر 24 کا ذکر کرتے ہیں جس کی میں نے تلاوت کی تھی اس تقریر کے پہلے، سورہ توبہ سورہ نمبر 9 آیت نمبر 24، اللہ سبحانہ و تعالیٰ اب ہم مسلمان سے مخاطب ہے اور اللہ تعالیٰ فرماتے قل ان کان آباؤکم، کہو چاہے وہ آپ کے والد ہو، وہ ابناؤکم یا آپ کے بیٹے ہو، وہ اخوانکم یا آپ کے بھائی ہو، وہ ازواجکم یا آپ کی بیویاں ہو، وہ عشیرتکم یا آپ کے رشتہ دار ہو۔ اللہ سبحانہ فرماتے آپ کس سے محبت کرتے ہیں، چاہے وہ آپ کے والد ہو، آپ کے بیٹے ہو، آپ کے بھائی ہو، آپ کی بیویاں ہوں، آپ کے رشتہ دار ہو۔ اور اللہ تعالیٰ کنٹینیو کرتے وہ اموال ان کی طرف تم ہوا، وہ تجارت ان تخشونا کا سادہ، وہ میں ساکر اترزونا، آپ نے جو جائیداد اکٹھا کی ہے، آپ جو تجارت کر رہے ہیں، آپ جس گھر میں رہ رہے ہیں، آپ کو کس سے محبت ہے؟ اور 8 چیز کا ذکر ہے اس آیت میں، آپ کے والد، آپ کے بیٹے، آپ کے بھائیوں، آپ کی بیویاں، آپ کے رشتہ دار، آپ نے جو مال اکٹھا کی ہے، اور آپ کی تجارت یا جس گھر میں آپ رہ رہے ہیں۔ اللہ تعالیٰ فرماتے احبا الیکم کہ آپ اگر ان سے محبت کرتے ہیں، احبا الیکم من اللہ و رسولہ و جہاد فی سبیلہ، اگر آپ ان 8 چیزوں سے زیادہ محبت کرتے ہیں، اللہ سے زیادہ، اللہ کے رسول سے زیادہ، اور اللہ کی راہ میں جہاد کرنے سے زیادہ، اگر آپ ان 8 چیزوں سے زیادہ محبت کرتے ہیں، اللہ سے زیادہ، اللہ کے رسول سے زیادہ، اللہ کے راہ میں جد و جہد کرنے سے زیادہ، اللہ تعالیٰ فرماتے فتربصوا، آپ ٹھہرو، حتی یاتی اللہ بامری واللہ العزیز الحکیم الفاسقین، آپ ٹھہرو اور اللہ سبحانہ و تعالیٰ آپ کے اوپر ڈسٹرکشن لائیں گے، اللہ سبحانہ و تعالیٰ آپ کو ہلاک کریں گے، واللہ العزیز الحکیم الفاسقین، اور اللہ سبحانہ و تعالیٰ فاسق لوگ کو سیدھی راہ نہیں دکھاتا۔ اللہ تعالیٰ فرماتے اگر آپ کو ان 8 چیزوں سے زیادہ محبت ہے، اللہ سے زیادہ، اللہ کے رسول سے زیادہ، اللہ کی راہ میں جہاد کرنے سے زیادہ، تو ٹھہرو، اللہ سبحانہ و تعالیٰ آپ پہ تباہی لائیں گے، اللہ سبحانہ و تعالیٰ آپ کو ہلاک کریں گے۔ واللہ لا یہدی الفاسقین، اور اللہ سبحانہ و تعالی فاسق لوگ کو سیدھی راہ نہیں دکھاتا. اللہ تعالیٰ فرماتے سورہ محمد میں، سورہ نمبر 47 آیت نمبر 38 میں، وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُنْ أَمْثَالَكُمْ. اگر آپ اللہ کی بات نہیں مانیں گے، اللہ سبحانہ و تعالیٰ آپ کی جگہ ایک دوسری قوم لے آئیں گے. يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُنْ أَمْثَالَكُمْ، اور وہ آپ کے جیسے نہیں رہیں گے. اگر آپ اللہ سبحانہ و تعالیٰ کا کہنا نہیں مانیں گے، اللہ سبحانہ و تعالیٰ کے پیغام پہ عمل نہیں کریں گے، تو اللہ سبحانہ و تعالیٰ آپ کی جگہ ایک دوسری قوم کو لے آئیں گے اور وہ آپ کے جیسا نہیں رہیں گے. اور یہ تاریخ اس کی گواہ ہے، جب بھی کوئی قوم اللہ سبحانہ و تعالیٰ کی بات نہیں مانتی، اللہ سبحانہ و تعالیٰ اس کے بدلے ایک دوسری قوم کو کھڑا کرتے ہیں. اور اس کی مثال سورہ جمعہ میں بھی ہے. اللہ سبحانہ و تعالیٰ نے اپنے پیغام کے لیے پہلے یہود کو چنا تھا، اور اللہ تعالیٰ فرماتے ہیں سورہ جمعہ میں، سورہ نمبر 62 آیت نمبر 5 میں، کہ یہودی کو اللہ سبحانہ و تعالیٰ نے پیغام دیا تھا، لیکن ان کی مثال ہے گدھے کی طرح، گدھے کے پیٹھ پہ کتاب لادی جاتی ہے لیکن ان کو کچھ فرق نہیں پڑتا. اور ہم دیکھتے ہیں جب یہودی اللہ سبحانہ و تعالیٰ کی بات نہیں مانتے، تو اللہ سبحانہ و تعالیٰ ایک دوسری قوم کو لے کے آتے ہیں، عربوں کو. اور یہودی عربوں کو نیچا دیکھتے تھے، تو جو انسان کو آپ نیچے دیکھتے ہیں وہی انسان کو اللہ سبحانہ و تعالیٰ اوپر لے کے آتا ہے اور آپ کے سر پہ بٹھاتا ہے. اور اپنے قرآن مجید کے ذریعے، اپنے پیغام کے ذریعے قرآن مجید کو نازل کرتا عربوں پہ، اور یہ قوم الحمدللہ دے بیکم دا ٹانچ بیئرر، یہ قوم اوپر آتی ہے. لیکن آج اگر ہم مسلمان اللہ سبحانہ و تعالیٰ کے احکامات پر عمل نہیں کریں گے، تو اللہ تعالیٰ فرماتے یستبدل قوما غیرکم ثم لا یکن امثالکم. اگر آپ اللہ کی بات نہیں مانیں گے، اللہ سبحانہ و تعالیٰ آپ کی جگہ ایک دوسری قوم کو لے کے آئیں گے اور وہ آپ کی طرح نہیں ہوں گی. جب ہم مسلمان سے پوچھتے ہیں، اور میں آپ سے ہی پوچھنا چاہتا ہوں، کہ آپ اس سارے کائنات میں سب سے زیادہ محبت کس سے کرتے ہیں؟ میں آپ سے پوچھنا چاہتا ہوں کہ سارے کائنات میں آپ سب سے زیادہ محبت کس سے کرتے ہیں؟ کس سے کرتے؟ اللہ سے. ماشاءاللہ، آسان سوال، جواب بھی آسان. اگر آپ کوئی بھی مسلمان سے پوچھیں گے اس سارے کائنات میں آپ سب سے زیادہ محبت کس سے کریں گے، تو جواب ہے اللہ سبحانہ و تعالیٰ، یکساں جواب. میں آپ سے پوچھنا چاہتا ہوں کہ اگر آپ ایک صبح کو اپنے گھر سے نکلتے ہیں اپنے کام پہ، اور آپ کا پڑوسی آپ کی والدہ سے بری بات کرتا ہے، آپ کی والدہ کو گالیاں دیتا ہے، آپ جب شام کو واپس آئیں گے اور آپ کو پتہ لگتا ہے کہ آپ کا پڑوسی آپ کی والدہ کو بہت گالیاں دی بنا وجہ، آپ کو جب پتہ چلے گا کہ آپ کا پڑوسی آپ کی والدہ کو گالی دیا، آپ کیا کریں گے؟ کیا کریں گے آپ؟ اگر کوئی بنا وجہ آپ کی والدہ کو گالی دیتا، آپ کیا کریں گے؟ لوگ کہہ رہے ہیں ماریں گے، کوئی کہتا میں تنگڑی توڑوں گا، کوئی کہیں گا میں جان لے لوں گا. اگر بنا وجہ کوئی انسان آپ کی والدہ کو گالیاں دیتا ہے تو کیا کریں گے؟ کوئی کہتا میں ماروں گا اسے، کوئی کہتا تنگڑی توڑوں گا. کیوں؟ کیونکہ ہم اپنی والدہ سے محبت کرتے ہیں. کرتے ہیں کہ نہیں؟ ہاں کہ نہیں؟ ماشاءاللہ، بے شک ہم اپنی والدہ سے محبت کرتے، بے شک. اور یہ بات صحیح ہے، اگر کوئی میری والدہ کو گالیاں دیتا ہے بنا وجہ، ہم دیکھیں گے کہ اس شخص کو ہم سبق سکھائیں گے. اگر ہم خود بدلہ نہیں لے سکتے، ہم دوسرے کو لے کے آئیں گے بھاڑے پہ، لیکن اس کو سبق سکھائیں گے۔ سکھائیں گے کہ نہیں؟ ہاں کہ نہیں؟ بے شک۔ کیوں؟ کیونکہ ہم اپنی والدہ سے محبت کرتے ہیں۔ کوئی بھی انسان اگر اس کی والدہ کو کوئی گالی دیتا ہے تو وہ اس انسان کو سبق سکھائیں گا۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں قرآن مجید میں، سورہ مریم میں، سورہ نمبر 19 ورس نمبر 88-92، اللہ تعالیٰ فرماتے ہیں وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا، وہ لوگ کہہ رہے ہیں، نصارہ لوگ، کہ اللہ سبحانہ و تعالیٰ نے بیٹا جنا۔ وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا لَقَدْ جِئْتُمْ شَيْئًا إِدًّا۔ یہ سب سے بری گالی اللہ سبحانہ و تعالیٰ کو دی کسی نے۔ اگر کوئی کہتا ہے کہ اللہ سبحانہ و تعالیٰ نے بیٹا جنا، اللہ سبحانہ تعالیٰ فرماتے قرآن مجید میں کہ وہ سب سے بڑی گالی ہے اللہ کے لیے۔ وَقَالُوا اتَّخَذَ الرَّحْمَٰنُ وَلَدًا لَقَدْ جِئْتُمْ شَيْئًا إِدًّا تَقَادُ السَّمَاوَاتُ وَتَفَطَّرْنَا مِنْهُ۔ اور اگر آسمان کے پاس جذبہ ہوتا تو آسمان پھٹ اٹھتا، وطن شکل اردو، اور یہ زمین پھٹ اٹھتی، وَتَخِرُّ الْجِبَالُ هَدًّا، اور یہ پہاڑ گر پڑتا۔ اللہ سبحانہ تعالیٰ فرماتے ہیں اگر کوئی اللہ سبحانہ و تعالیٰ کو گالی دیتا ہے اور کہتا ہے کہ اللہ نے بیٹا جنا، اگر آسمان کے پاس ذرا بھی جذبات ہوتے تو آسمان کھل اٹھتا، یہ زمین پھٹ اٹھتی اور یہ پہاڑ گر پڑتا۔ لیکن ہم مسلمانوں کو کوئی فرق نہیں پڑ رہا ہے، ہم کہتے ہیں کہ ہم اللہ سبحانہ و تعالیٰ سے سب سے زیادہ محبت کرتے ہیں، اپنی والدہ سے زیادہ، اپنے والد سے زیادہ، اپنی بیویوں سے زیادہ کہتے ہیں، لیکن حقیقت میں اس پہ عمل کرتے کیا؟ ہم کہتے ہیں کہ ہم اللہ سبحانہ و تعالیٰ کو سب سے زیادہ چاہتے ہیں، اپنی والدہ سے زیادہ، اپنے والد سے زیادہ، اپنے بیٹوں سے زیادہ، اپنی بیویوں سے زیادہ، ہم کہتے ہیں، لیکن کیا اس پہ عمل کرتے؟ اگر کوئی آپ کی والدہ کو گالی دیتا ہے تو آپ کو اس کو مارنے کا ہے، آپ کو اس کی ٹنگری توڑنے کا ہے۔ یہاں روز ہمارے غیر مسلمان بھائی، ہمارے عیسائی بھائی، ہمارے ہندو بھائی کہہ رہے ہیں کہ خدا نے بیٹا جنا، اور ہم منہ بھی نہیں کھول سکتے۔ میں نہیں کہتا ہوں کہ ان سے جھگڑا کرو، میں یہ نہیں کہتا ہوں ان کی تنگڑی توڑو، میں یہ نہیں کہتا ہوں کہ ان سے مار پیٹ کرو، میں صرف یہ کہتا ہوں اگر ہمارے غیر مسلمان بھائی کہہ رہے ہیں کہ اللہ نے بیٹا جنا، کم از کم آپ مسلمانوں اپنا منہ تو کھولو، اتنا تو کہو کہ یہ کہنا غلط ہے۔ میں نہیں کہہ رہا ہوں کہ ان سے جھگڑا کرو، میں بالکل نہیں کہہ رہا ہوں کہ ان سے مار پیٹ کرو، کم از کم اپنا منہ تو کھولو، اتنا تو کہو کہ آپ اللہ سبحانہ و تعالیٰ کو گالی کیوں دے رہے ہیں۔ ہم ان سے دعوت کرنے کی بات دور رہی، ہم ان کے ساتھ بن جاتے ہیں۔ مثال کے طور پہ ابھی 2 مہینے بعد ایک تہوار آئے گا، کرسمس، اور کرسمس میں کئی مسلمان عیسائی سے کہتے ہیں میری کرسمس۔ جب آپ میری کرسمس کہہ رہے ہیں، آپ نعوذ باللہ شہادت دے رہے ہیں کہ اللہ سبحانہ و تعالیٰ نے 25 دسمبر کو بیٹا جنا، کیونکہ عیسائی یہ کرسمس بناتے ہیں 25 دسمبر، اور کہتے ہیں کہ اللہ سبحانہ و تعالیٰ نے نعوذ باللہ ایک بیٹا جنا عیسیٰ علیہ السلام 25 دسمبر کو۔ آپ ان لوگوں سے دعوت تو نہیں کرتے، دعوت کی بات تو دور رہی، آپ ان کے ساتھ مل جاتے ہیں، آپ شہادت دے رہے ہیں کہ اللہ نے بیٹا جنا۔ دعوت دینا بہت آسان ہے، میں یہ نہیں کہہ رہا ہوں کہ ان سے جھگڑا کرو، آپ ان کی کتابیں پڑھیے، اور ان کی کتابوں کے ذریعے آپ ان کے ساتھ دعوت کرو۔ ہم مسلمان، دعوت ہمارا فرض ہے، ہم اس فرض کو بھول چکے ہیں۔ ہمارا فرض ہے کہ ہم اسلام کا پیغام غیروں تک پہنچائے۔ آج کی جو حالات ہے، غیر مسلمان جو اسلام کے خلاف بات کر رہے ہیں، کافی حد تک اس کے ذمہ دار ہم بھی ہیں، کیونکہ ہم اللہ سبحانہ و تعالیٰ کا پیغام، اسلام کا پیغام، قرآن مجید کا پیغام غیروں تک نہیں پہنچاتے ہیں۔ اللہ تعالیٰ فرماتے ہیں قرآن مجید میں سورہ بقرہ میں سورہ نمبر 2 آیت نمبر 111 میں وَقَالُوا لَيَدْخُلُوا الْجَنَّةَ إِلَّا مَنْ كَانَ هُودًا أَوْ نَصَارَى، وہ لوگ کہہ رہے ہیں یہود و نصارہ کہ آپ مسلمان آپ جنت میں کبھی بھی نہیں جائیں گے، چاہے آپ کتنے بھی اچھے اعمال کرو، چاہے آپ نماز پڑھو، چاہے روزہ رکھو، چاہے زکوٰۃ دو، چاہے آپ کے ماتھے پہ نماز کا داغ ہو، آپ لوگ کبھی بھی جنت میں نہیں جائیں گے جب تک آپ یہود یا نصارہ نہ بنے. اللہ تعالیٰ فرماتے تلک امانی جو ہوں، یہ ان کی بکواس ہے، وین ڈیزائرز، کل کہو ہاتھ بنان کم، آپ اپنا بران پیش کرو، ان کو تم صادقین اگر آپ سچے ہیں. اور اگر اللہ تعالیٰ فرماتے ہیں کہ اگر کوئی بھی ڈینگے مارتا ہے، بڑی بڑی باتیں کہتا ہے، تو ان سے کہو قل ہاتھ بنان کم ان کو تم صادقین، آپ اپنا ثبوت پیش کرو اگر آپ سچے ہو. اور یہ عیسائی اپنا ثبوت، اپنا بران بائبل کو پیش کرتے ہیں اور کہتے ہیں مائی بائبل سیز دس، مائی بائبل سیز دیٹ، مائی بائبل سیز دس، مائی بائبل سیز دیٹ، میری بائبل یہ چیز کہتی ہے، میری بائبل یہ چیز کہتی ہے، میری بائبل یہ کہتی ہے، میری بائبل وہ کہتی ہے. ہمیں کیا کرنا چاہیے؟ کیا بائبل کو پوری چاٹ لینا چاہیے؟ اگر کوئی بھی اپنا بران پیش کرتا ہے تو ہمیں اس بران کی تحقیق کرنا چاہیے. اگر کوئی شناختی کارڈ آپ کو دکھاتا ہے، کوئی آئیڈینٹی کارڈ دکھاتا ہے، تو وی ہیو ٹو ویریفائی دا آئیڈینٹی کارڈ، ہمیں دیکھنا چاہیے کہ شناختی کارڈ صحیح ہے کہ نہیں. ان کا جو برہان ہے، تحقیق کرنے کی دور کی بات ہے، یہ عیسائی لوگ مسلمانوں کے دروازے کو کھٹکھٹاتے ہیں اور ہمارا قرآن ہمارے خلاف استعمال کرتے ہیں. ساری دنیا میں، ہندوستان میں بھی اور خصوصاً پونا میں، کئی کرسچن ادارے ہیں، کئی کرسچن مشنری ہے جو مسلمانوں کے گھر کو کھٹکھٹاتے ہیں اور ہمارا برہان ہمارے خلاف استعمال کرتے ہیں. وہ مسلمان سے پوچھتے ہیں کیا آپ کے قرآن میں نہیں لکھا ہے کہ بائبل اللہ کا کلام ہے؟ اور اکثر ہم مسلمان کہیں یہاں لکھا ہے، تو آپ بائبل پہ عمل کیوں نہیں کرتے؟ ہمارے پاس کوئی جواب نہیں. پھر وہ سوال پوچھتے ہیں قرآن مجید میں محمد صلی اللہ علیہ وسلم کا نام کتنے بار قرآن مجید میں آتا ہے؟ اگر آپ کو پتا ہے تو آپ کہیں گے محمد صلی اللہ علیہ وسلم کا نام قرآن مجید میں 5 بار آتا ہے، 4 بار محمد صلی اللہ علیہ وسلم اور 1 بار احمد. عیسیٰ علیہ السلام کا ذکر قرآن مجید میں نام سے کتنے بار ہے؟ اگر آپ کو نہیں پتا ہے تو آپ سے کہیں گے کہ عیسیٰ علیہ السلام کا ذکر نام سے قرآن مجید میں 25 بار آتا ہے. فوراً سوال پوچھیں گے کون شخص بڑا، جس کا ذکر قرآن مجید میں 5 بار نام سے ہے وہ شخص بڑا، کہ جس کا ذکر قرآن مجید میں 25 بار ہے نام سے وہ بڑا؟ کون بڑا، 25 یا 5؟ آپ سے سوال پوچھیں گے لیکن آپ کو جواب نہیں دیں گے، وہ آپ کے ذہن کو مجبور کریں گے سوچنے پہ. دوسرا سوال پوچھتے ہیں آپ کے آخری پیغمبر محمد صلی اللہ علیہ وسلم کیا ان کے والد اور والدہ تھے؟ بے شک ان کے والد بھی تھے، والدہ بھی تھی. نیکسٹ سوال پوچھتے عیسیٰ علیہ السلام، عیسیٰ علیہ السلام کے والد اور والدہ تھے؟ ہم کہیں گے عیسیٰ علیہ السلام کی والدہ تھی، والد نہیں تھے. فوراً سوال پوچھیں گے کون بڑا، جو انسان والد کے ذریعے پیدا ہوتا ہے وہ بڑا، کہ وہ انسان جو والد کے بغیر پیدا ہوتا ہے بڑا؟ وہ سوال پوچھیں گے مسلمان سے لیکن جواب نہیں دیں گے، وہ آپ کے ذہن کو مجبور کریں گے سوچنے پہ. کون بڑا، وہ شخص جو والد کے ذریعے پیدا ہوتا ہے بڑا ہے، کہ وہ شخص جو والد کے بنا پیدا ہوتا ہے بڑا ہے؟ سوال کریں گے لیکن جواب نہیں دیں گے، وہ آپ کے ذہن کو سوچنے پہ مجبور کریں گے. کئی کرسچن مشنری دنیا بھر میں مسلمانوں کے گھر کو کھٹکھٹاتے ہیں اینڈ دے آر یوزنگ اس لائک پنچنگ بیگز، دے آر میکنگ نیسٹ ان آور ہیڈ، ہمارے سر میں گھونسلہ بنا رہے ہیں اور ہم جواب بھی نہیں دے سکتے. دوسرا سوال پوچھتے ہیں، محمد صلی اللہ علیہ وسلم زندہ ہے کہ ان کا انتقال ہو چکا ہے؟ اور ہمیں ماننا پڑے گا کہ محمد صلی اللہ علیہ وسلم ان کا انتقال ہو چکا ہے، مدینہ میں دفن ہے۔ عیسیٰ علیہ السلام وہ زندہ ہے کیا، ان کا انتقال ہو چکا ہے؟ اور اسلام میں صاف طور پہ لکھا ہے کہ اللہ سبحانہ و تعالیٰ نے عیسیٰ علیہ السلام کو زندہ اٹھایا ہے، تو کون بڑا؟ وہ پیغمبر جو زندہ ہے بڑا ہے کہ وہ پیغمبر جو مر چکا ہے بڑا ہے؟ آپ سے سوال کرتے ہیں لیکن سوال کا جواب نہیں دیتے، آپ کے ذہن کو مجبور کرتے سوچنے پہ۔ ہمارا برہان، ہمارا قرآن ہمارے خلاف استعمال کر رہے ہیں۔ دوسرا سوال پوچھتے ہیں، محمد صلی اللہ علیہ وسلم نے کوئی بھی معجزے کیے ہیں؟ ہم کہیں گے ہاں بے شک بہت سے معجزے کیے انہوں نے۔ کبھی بھی مردوں میں جان ڈالی؟ اور میں ماننا پڑے گا کہ قرآن شریف کی کوئی بھی آیت نہیں ہے، کوئی بھی صحیح حدیث میں نہیں لکھا ہے کہ محمد صلی اللہ علیہ وسلم نے مردے میں جان ڈالی۔ ان کا اگلا سوال، عیسیٰ علیہ السلام نے مردے میں جان ڈالی؟ اور میں ماننا پڑے گا قرآن مجید میں صاف طور پہ لکھا ہوا ہے بإذن اللہ، عیسیٰ علیہ السلام نے کہا اٹھو اللہ کے نام سے، عیسیٰ علیہ السلام نے مردوں میں جان ڈالی، تو کون بڑا؟ جو مردوں میں جان ڈال سکتا وہ بڑا کہ جو مردوں میں جان نہیں ڈال سکتا بڑا؟ سوال کرتے ہیں آپ کے ذہن کو مجبور کرتے سوچنے پہ، اور اب مسلمان جواب بھی نہیں دے سکتے۔ یہ سارے سوالات کے جوابات اگر آپ قرآن مجید کو ترجمے کے ساتھ پڑھیں گے، یہ سارے سوالات کے جوابات ہیں۔ لیکن افسوس کی بات ہے کہ اکثر مسلمان قرآن مجید کو سمجھ کے نہیں پڑھتے۔ اگر ہم سمجھ کے پڑھیں گے، ان سارے سوالات کے جوابات دیے گئے ہیں۔ اللہ تعالیٰ فرماتے سورہ بقرہ میں، سورہ نمبر 2 آیت نمبر 120 میں، ولن تردا انکل یہودو ولن نصارا حتی تتبعوا ملتہم، کہ یہ لوگ یہود و نصارا خوش نہیں ہوں گے تب تک جب تک آپ یہود نصارا نہ بنے۔ اور غیر مسلمانوں میں دعوت دینا بہت آسان ہے۔ اللہ تعالیٰ فرماتے سورہ عمران میں، سورہ نمبر 3 آیت نمبر 64 میں، کل یا اہل کتاب، کہو اہل کتاب سے، تعالوا الی کلمۃ سواء بینکم، آؤ ہم اس بات کی طرف جو آپ اور ہم یکساں ہے۔ سب سے پہلی بات، اللہ نعبد الا اللہ، کہ ہم صرف ایک خدا، ایک اللہ سبحانہ و تعالیٰ کی عبادت کرے۔ اللہ نعبد الا اللہ ولا نشرک بھی شیئاً، کہ ہم اللہ کے ساتھ کسی اور کو شریک نہ کرے۔ ولا نشرک بھی شیئاً ولا یتخذ بعضنا بعضاً ارباباً من دون اللہ، اور ہم آپس میں کسی اور کو معبود نہ بنائیں۔ ولا یتخذ بعضنا بعضاً ارباباً من دون اللہ فإن تولوا فقولوا اشهدوا بأننا مسلمون، اور اگر وہ آپ کی بات نہیں مانتے تو آپ شہادت دو کہ ہم مسلمان ہیں۔ یہ آیت میرے نظریے میں قرآن مجید کی دعوتی میدان میں سب سے اہم آیت ہے۔ میں کہتا ہوں یہ ماسٹر کی ہے، دعوتی میدان کے سب تالے کو کھولنے والی چاوی ہے۔ اور انشاءاللہ میرے کل کے تقریر کا موضوع ہے مذہب کا صحیح تصور، ریلیجن ان دا رائٹ پرسپیکٹو۔ اور میں اس آیت کے ذریعے انشاءاللہ سارے مذاہب کا صحیح تصور پیش کرنے کی کوشش کروں گا کل۔ اور کل کی تقریر آپ کہہ سکتے کہ اس تقریر کا پارٹ 2 ہے، کس طریقے سے آپ غیر مسلمانوں کو ان کی کتاب کے ذریعے آپ یہ ثابت کر سکتے کہ خدا ایک ہے۔ لیکن اکثر ہم مسلمان دعوتی میدان سے دور بھاگتے ہیں، اور ہم مسلمان کے پاس بہت سے ایکسکیوزز ہیں، بہت سے ایکسکیوزز ہیں۔ اکثر جب میں مسلمانوں سے کہتا ہوں کہ آپ غیر مسلمانوں سے دعوت کیوں نہیں کرتے، تو وہ کہتا ہے کہ میرے پاس علم کی کمی ہے، انشاءاللہ جس دن میں عالم بن جاؤں گا تو اس دن انشاءاللہ میں دعوت کرنا شروع کروں گا. اگر آپ ٹھہریں گے تب تک آپ شیخ احمد دیدہ جیسے بنیں گے تو وہ دن کبھی آئے گا ہی نہیں. اگر آپ ٹھہریں گے کہ میں ماہر بنوں گا, ایک بڑا عالم بنوں گا اسلام اور دیگر مذاہب کے موضوع پہ, شیخ دیدہ جیسا بنوں گا اور پھر میں دعوت کے میدان میں آؤں گا, وہ وقت کبھی بھی نہیں آئے گا. اللہ کے رسول محمد صلی اللہ علیہ وسلم فرماتے صحیح بخاری میں, بلغوا عنی ولو آیا, اگر ایک بھی آیت آپ جانتے اسلام کے متعلق, آپ کا فرض ہے کہ آپ دوسروں تک پہنچائے. بلغوا عنی ولو آیا, ایک بھی آیت آپ جانتے ہیں, اگر آپ صحیح طریقے سے جانتے ہیں, آپ کا فرض ہے کہ وہ غیروں تک پہنچائے. اور ہر مسلمان کم از کم یہ تو مانتا ہے کہ خدا ایک ہے, وہ تو کم از کم کہو. غیر مسلمانوں سے کم از کم یہ تو کہو کہ خدا ایک ہے. ہر مسلمان مانتا ہے کہ محمد صلی اللہ علیہ وسلم اللہ کے آخری نبی ہے, کم از کم وہ تو کہو. آپ اس کو مطمئن کریں گے کیا نہیں, وہ دوسری بات ہے. اگر آپ کہیں گے خدا ایک ہے, وہ آپ سے کہیں گا کہ ثبوت دو. اگر نہیں پتا, آج کا دور ہے سائنس اینڈ ٹیکنالوجی کا, کتنی کتابیں لکھی گئی ہے اس موضوع پہ, کئی آڈیو کیسٹ ہے, کئی ویڈیو کیسٹ ہے, کئی ڈی وی ڈیاں ہیں. اور میں نے بھی ایک تقریر کی ہے خدا کا تصور دیگر مذاہب میں. اگر آپ اس کو پڑھیں گے اور اس کا حوالہ دیں گے غیر مسلمان کو, انشاءاللہ اسے ماننا ہی پڑے گا کہ خدا ایک ہے. آپ جب گھر پہ آ کے ہوم ورک کریں گے, آپ ایک سوال کے جواب کے ماہر ہے, پھر کہو کہ آپ محمد صلی اللہ علیہ وسلم میں کیوں نہیں مانتے, تو وہ کہیں گا کیوں ماننا چاہیے مجھے, آپ کو جواب نہیں پتا, گھر پہ آ کے ہوم ورک کیجیے. میں نے ایک تقریر کی ہے, محمد صلی اللہ علیہ وسلم کا ذکر دیگر مذاہب کی کتابوں میں, اور ثابت کیا ہے ہندو مذہب کی کتاب میں, عیسائی مذہب کی کتاب میں, یہود مذہب کی کتاب میں, پارسی مذہب کی کتاب میں, بدھ مذہب کی کتاب میں, اکثر مذہب کی کتابوں میں محمد صلی اللہ علیہ وسلم کا ذکر ہے, محمد صلی اللہ علیہ وسلم کی پیشن گوئی ہے. آپ پڑھو کتاب کو, تقریر کو دیکھو, اور آپ غیر مسلمان سے دعوت کر سکتے ہیں, آسان ہے. پھر کہو کہ آپ صلاح کیوں نہیں پڑھتے, وہ پوچھے گا کیوں مجھے پڑھنا چاہیے, نہیں جواب پتا, آ کے ہوم ورک کیجیے. میں نے تقریر کی ہے صلاح دا پروگرامنگ ٹوڈ رائچسنس. اس طریقے سے آپ جب شروع کریں گے, انشاءاللہ آپ کو اور علم حاصل ہوگا اور آپ سوال کے جواب دے سکیں گے. اللہ کے رسول فرماتے بلغوا عنی ولو آیا, پروپیگیٹ ایون اف یو نو ون ورس, اگر ایک بھی آیت آپ جانتے ہیں اسلام کے متعلق, آپ کا فرض ہے کہ وہ غیروں تک پہنچائے. کئی مسلمان مجھ سے کہتے ہیں کہ ذاکر, بہت سے مسلمان صحیح راستے پہ نہیں ہیں, ہم پہلے مسلمان کو پکا مسلمان بنائیں گے اور اس کے بعد ہم غیر مسلمانوں کو دعوت دیں گے. یہ اچھی بات ہے الحمدللہ, مسلمانوں کے ساتھ اصلاح کرنا اچھی بات ہے. لیکن اگر کوئی شخص یہ کہتا ہے کہ میں مسلمان کو پکا مسلمان پہلے بناؤں گا اور اس کے بعد دعوت کروں گا, یہ وقت کبھی بھی نہیں آئے گا. کیونکہ اللہ کے رسول محمد صلی اللہ علیہ وسلم خود اپنے رشتہ داروں کو مسلمان نہیں بنا سکے تو آپ کیسے کر پائیں گے؟ خود ان کے چچا اسلام نہیں قبول کرے. اور صحیح بخاری کی حدیث ہے کہ مدینہ میں اللہ کے رسول فرماتے ہیں کہ مدینہ میں کئی مسلمان تھے جو فرض صلاح کے لیے مسجد میں نہیں آتے تھے, جمعہ صلاح کے لیے. اور اللہ کے رسول فرماتے کہ میں چاہتا ہوں کہ ان کے گھر میں آگ لگا دوں. یعنی مدینہ میں بھی کچھ مسلمان تھے جو پکے مسلمان نہیں تھے, پھر بھی اللہ کے رسول نے غیر مسلمان تک دعوت پہنچائی. اللہ کے رسول نے پیغام بھیجا کنگ آف ابیسینیا کو, کنگ آف پرشیا کو, کنگ الیگزینڈر کو, اور کہا کہ اسلام قبول کرو. انہوں نے نہیں کہا کہ میں پہلے مسلمان کو پکا مسلمان بناؤں گا اور پھر میں غیر مسلمان تک دعوت پہنچاؤں گا. اور اگر آپ اللہ کے رسول کی آخری تقریر کو سنیں گے حجۃ الوداع جو عرفات کے میدان میں، اس وقت تقریباً 110,000 صحابہ تھے، اور اللہ کے رسول ان سے پوچھتے ہیں کہ میں نے میرا پیغام آپ تک پہنچایا کہ نہیں، اور سارے صحابہ کہتے ہیں بے شک آپ نے پہنچایا. پھر وہ کہتے ہیں کہ آپ ان لوگوں تک یہ پیغام پہنچاؤ جو لوگ یہاں موجود نہیں ہیں. اور 110,000 میں سے 100,000 سے زیادہ صحابہ وہ عربیہ کے باہر جاتے ہیں. کیا کرنے کے لیے؟ مسلمان کو پکا مسلمان بنانے کے لیے، غیر مسلمانوں کو اسلام کی دعوت دینے کے لیے. اصلاح کرنا اچھی بات ہے، لیکن یہ کہنا کہ میں مسلمان کو پہلا پکا مسلمان بناؤں گا اور پھر غیر مسلمان کو دعوت دوں گا، یہ غلط ہے. جب آپ مسلمان سے ملتے ہیں ان کے ساتھ اصلاح کرو، جب غیر مسلمان سے ملتے ہیں ان کے ساتھ دعوت کرو، دونوں ساتھ ساتھ ہونا چاہیے. کئی مسلمان مجھ سے کہتے ہیں کہ جب ہم دعوت دیتے ہیں غیر مسلمانوں کو، وہ کہتے ہیں مائنڈ یور اون بزنس، آپ اپنے کام سے کام رکھو. میں ہمیشہ مثال دیتا ہوں کہ اگر آپ اپنے فیملی کے ساتھ کوئی ہل اسٹیشن جاتے ہیں، مہابلیشور، اور وہاں جب آپ ٹیبل لینڈ پہ جاتے ہیں ایک پہاڑی علاقے پہ، آپ کا چھوٹا بیٹا، جب آپ اپنی اہلیہ سے بات کرتے ہیں، آپ کا چھوٹا بیٹا احمد جو 4 سال کا ہے، وہ آپ سے دور ہوتا ہے اور دور پہنچ جاتا ہے پہاڑی کے کنارے کی طرف چلتے ہوئے. جب آپ کو پتہ لگتا ہے کہ احمد آپ کے ساتھ نہیں ہے، تو آپ دیکھتے ہیں کہ وہ دور پہنچ گئے پہاڑی کے کنارے پہ، آپ چلانے جاتے ہیں احمد سنبھالو آپ گر جائیں گے، لیکن آپ کی آواز نہیں پہنچتی ہے. اس پہاڑ کے کنارے پہ ایک انسان اپنے ہاتھ پہ ہاتھ باندھے ہوئے نظارے دیکھ رہا ہے. آپ کہنا چاہتے بھائی صاحب میرے بیٹے کو بچاؤ، آپ کی آواز نہیں پہنچ سکتی، لیکن آپ دیکھتے ہیں کہ وہ انسان آپ کے بیٹے کو کنارے کے نزدیک آتے ہوئے دیکھتا ہے، آپ کے بیٹے کی طرف دیکھتے ہوئے مسکراتا ہے اور پھر سے نظارے دیکھنے میں مشغول ہو جاتا ہے. کچھ دیر بعد آپ کا بیٹا اور ایک قدم لیتا ہے اور پہاڑی سے گر پڑتا ہے. میں آپ سے پوچھنا چاہتا ہوں کہ آپ اس شخص کو دوشی ٹھہرائیں گے کہ نہیں؟ آپ کہیں گے آپ نے میرے بیٹے کو کیوں نہیں بچایا، آپ کے اتنے قریب تھا، آپ کو ایک قدم لینے کی ضرورت بھی نہیں تھی، صرف ہاتھ آگے کرتے تھے اور میرا بیٹا بچ جاتا تھا. لیکن وہ شخص کہیں گا آپ سے آئی واز مائنڈنگ مائی اون بزنس، میں اپنے کام سے کام رکھ رہا تھا. اور دیکھے جاؤ تو وہ صحیح کہہ رہا ہے، اس نے تو آپ کے بیٹے کو دھکا نہیں مارا، اس نے نہیں کہا آپ کے بیٹے سے کہ آپ خود ہی مارو، وہ اپنے کام سے کام رکھ رہا تھا. پھر بھی آپ اس شخص کو دوشی ٹھہرائیں گے کہ نہیں؟ آپ کہیں گے میرا بیٹا تو معصوم تھا، یہ شخص اللہ نے اس کو سمجھ دی، صرف ہاتھ آگے کر لیتا اور میرا بیٹا بچ جاتا. پھر بھی آپ اس شخص کو دوشی ٹھہرائیں گے. اسی طریقے سے اگر کوئی غیر مسلم آپ سے کہتا ہے جب آپ دعوت کر رہے اس سے کہ آپ اپنے کام سے کام رکھو، تو آپ اس کو جواب دینا چاہیے وہی تو میں کر رہا ہوں، میں اپنے کام سے تو کام رکھ رہا ہوں، ہر مسلمان کا فرض ہے کہ وہ غیر مسلمان تک دعوت پہنچائے، تو یہ تو میرا فرض ہے، میں میرے کام سے ہی کام رکھ رہا ہوں، میرا فرض ہے کہ میں آپ تک دعوت پہنچاؤں. اور اگر آپ دعوت نہیں پہنچائیں گے، آخرت کے دن پہ یہ غیر مسلم یہ آپ کا غریبان پکڑیں گے، کہیں گے کہ اللہ نے ان کو تو ہدایت دی، ان نے لیکن ہم تک دعوت نہیں پہنچائی. اس وقت آپ کیا جواب دیں گے؟ اگر آپ کا پڑوسی مشرک ہے اور آپ نے اپنے پڑوسی تک دعوت نہیں پہنچائی اور اس کا انتقال ہو جائے گا، آخرت میں اللہ ان سے پوچھے گا کہ آپ نے اسلام کیوں نہیں قبول کرا، تو ان کو بھیجیں گے جہنم میں. آپ سے پوچھیں گے کہ آپ نے اپنے پڑوسی کو دعوت دی کہ نہیں، اور اگر آپ کہیں گے نہیں تو آپ بھی اس کو فالو کریں گے. ہر مسلمان کا فرض ہے کہ وہ غیر مسلمان تک اسلام کی دعوت پہنچائے. اور اللہ تعالیٰ فرماتے ہیں سورہ الاسر میں سورہ نمبر 103 آیت نمبر 1 سے 3، والاسر ان الانسان لفی خسر الا الذین آمنوا وعملوا الصالحات وتواصوا بالحق وتواصوا بالصبر. اللہ تعالیٰ قسم کھا رہے ہیں وقت کی، والاسر اثر کی قسم کھاتے ہیں کہ آدمی خسارے میں ہیں. والاسر ان الانسان فی خسر الا الذین آمنوا، صرف وہ لوگ خسارے میں نہیں ہیں جو لوگ چار چیز پہ عمل کرتے. والاسر ان الانسان فی خسر الا الذین آمنوا، جس کے پاس ایمان ہے، وہ عمل صالحات جو اچھے اعمال کرتا ہے، وتواصوا بالحق وتواصوا بالصبر اور جو لوگ حق کی طرف بلاتے ہیں، دعوت دیتے ہیں اور جو لوگوں کو صبر کی طرف بلاتے ہیں. اگر کوئی بھی انسان کو جنت جانا ہے، اس کو نجات پانے کے لیے چار چیزیں ضروری ہے: ایمان، عمل صالحات، وتواصوا بالحق دعوت دینا، اور وتواصوا بالصبر لوگوں کو صبر کی طرف بلانا. اگر ان چاروں چیزوں میں سے ایک بھی چیز مسنگ ہے، ایک بھی چیز کے اوپر عمل آپ نہیں کریں گے، تو عام طور پہ سورہ الاسر کے حساب سے آپ جنت میں نہیں جائیں گے. صرف دعوت دینا کافی نہیں، آپ کے پاس ایمان ہونا چاہیے، عمل صالحات ہونا چاہیے، دعوت بھی دینا چاہیے اور لوگوں کو صبر کی طرف بلانا چاہیے. اگر آپ نماز پڑھتے ہیں، زکوٰۃ دیتے ہیں، حج پہ گئے ہیں، لیکن دعوت نہیں کریں گے تو آپ جنت میں نہیں جائیں گے. چاروں چیز ضروری ہے: ایمان، عمل صالحات، دعوت دینا اور لوگوں کو صبر کی طرف بلانا. عام طور پہ اگر ان چاروں میں سے ایک بھی چیز پہ آپ عمل نہیں کریں گے تو آپ جنت میں نہیں جائیں گے. اگر اللہ تعالیٰ آپ کو معاف کرنا چاہتا ہے اور پھر جنت میں ڈالنا چاہتا ہے تو اللہ سبحانہ و تعالیٰ کے اختیار میں ہے، کیونکہ اللہ تعالیٰ فرماتے ہیں سورہ نساء میں سورہ نمبر 4 آیت نمبر 48 میں، اور سورہ نساء سورہ نمبر 4 آیت نمبر 116 میں، کہ اللہ سبحانہ و تعالیٰ اگر چاہے تو کوئی بھی گناہ کو معاف کر سکتا ہے، لیکن شرک کو کبھی نہیں معاف کرے گا، کیونکہ جس انسان نے شرک کیا اس نے سب سے بڑا گناہ کیا. تو اگر اللہ چاہے آپ کو معاف کرنا چاہتا ہے اور پھر جنت میں ڈالنا چاہتا ہے تو اللہ کے اختیار میں، لیکن سورہ الاسر کے حساب سے اگر آپ نے ان چاروں چیزوں میں سے ایک بھی چیز پہ عمل نہیں کیا تو آپ جنت میں نہیں جائیں گے. اللہ تعالیٰ فرماتے سورہ نحل میں سورہ نمبر 16 آیت نمبر 125 میں، ادو الى سبیل ربک بالحکمہ والموعظۃ الحسنہ وجادل بالتی حسن. آپ لوگوں کو اللہ کی طرف بلاؤ، ادو الى سبیل ربک بالحکمہ، حکمت کے ساتھ اور حسنت کے ساتھ، اور لوگوں کے ساتھ اچھے طریقے سے آپ بات کیجئے. اور اللہ تعالیٰ فرماتے سورہ آل عمران میں سورہ نمبر 3 آیت نمبر 104 میں، کہ آپ لوگوں میں سے، آپ کی امت میں سے ایک ایسا گروہ پیدا ہونا چاہیے جو فل ٹائم دائی ہے، جو لوگوں کو اچھائی کی طرف بلاتا ہے اور برائی سے روکتا ہے، اور یہ لوگ ہیں جو جنت میں اچھا مقام پائیں گے. یہاں اللہ سبحانہ وتعالیٰ ذکر کر رہے، جس طریقے سے ہمارے پاس فل ٹائم ڈاکٹرز ہے، فل ٹائم انجینئرز ہے، فل ٹائم لائرز ہے، فل ٹائم ایڈوکیٹس ہے، کتنے فل ٹائم دائیز ہیں ہمارے پاس، کتنے دعات ہیں، کتنے لوگ اپنی ساری زندگی وقف کیے ہیں اللہ کے راہ میں، اللہ کا پیغام پہنچانے کے لیے. تو اس آیت میں ذکر ہو رہا ہے فل ٹائم دائیز کا. پارٹ ٹائم دائی بننا ہر مسلمان کا فرض ہے. پارٹ ٹائم دائی مطلب آپ کو غیر مسلمان کو دعوت دینا فرض ہے، تھوڑا بہت دعوت دینا فرض ہے، لیکن یہاں ذکر ہو رہا ہے فل ٹائم دائیز کا. اور اللہ تعالیٰ فرماتے ہیں یہ فل ٹائم دائیز جنت میں ایک اونچا مقام پائیں گے. میں تقریر ختم کرنا چاہتا ہوں، اس کے پہلے چند قرآن کی آیت پیش کروں گا کہ اللہ تعالیٰ فرماتے ہیں قرآن مجید میں تین جگہ، سورہ صف میں سورہ نمبر 61 آیت نمبر 9 میں، سورہ توبہ سورہ نمبر 9 آیت نمبر 33 میں، اور سورہ فتح میں قرآن 48 ورس نمبر 28 میں، ہُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَى وَالدِّينِ الْحَقِّ لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ. کہ اللہ سبحانہ و تعالیٰ نے اپنے آخری پیغمبر محمد صلی اللہ علیہ وسلم کو بھیجا دین الحق کے ساتھ، تاکہ وہ سارے دینوں سارے مذاہب پہ غالب ہو. اللہ تعالیٰ فرماتے ہو الذی ارسل رسولہ بالہدا، کہ ہم نے آخری پیغمبر محمد صلی اللہ علیہ وسلم کو بھیجا دین الحق کے ساتھ تاکہ وہ سارے مذاہب پہ غالب ہو. اسلام از ڈیسٹائنڈ ٹو سپرسیڈ آل، سپرسیڈ دیم آل، آل دی ازمز، ویدر بی کرسچینزم، ہندوازم، جوڈائزم، بدھزم، سیکولرزم، ایتھیزم، اسلام از ڈیسٹائنڈ ٹو سپرسیڈ آل. یہ اللہ تعالیٰ کا وعدہ ہے کہ اللہ تعالیٰ دین الحق دین الاسلام کو سارے دوسرے مذاہب پہ غالب کریں گے، چاہے وہ ہندوازم ہو، کرسچینزم ہو، بدھزم ہو، جوڈائزم ہو، سیکولرزم ہو، ایتھیزم ہو، کمیونزم ہو، سارے مذاہب پہ غالب ہوں گا. اور اللہ تعالیٰ فرماتے ولو قہر المشرکون، کتنا بھی مشرک نہیں چاہیں گے تو. دو جگہ، اور یہ جگہ اللہ تعالیٰ کہتے وکفا باللہ شہیدا، اور کافی ہے اللہ شہادت کے لیے. میں تقریر کا ختم کروں گا قرآن مجید کے آیت سے، سورہ فصلت کے سورہ نمبر 41 آیت نمبر 33، ومن احسن قولا ممن دعا الى الله وعمل صالحا وقال انی من المسلمین. کون شخص سب سے بہتر ہے؟ وہ شخص جو لوگوں کو اللہ کی طرف بلاتا ہے، اچھے اعمال کرتا ہے اور کہتا ہے کہ میں مسلم ہوں. وآخر دعوانا الحمدللہ رب العالمین. الحمدللہ ہم ڈاکٹر ذاکر نائک صاحب کی معلوماتی تقریر دعویٰ یا ہلاکت کے عنوان پر سماعت کر رہے تھے. اب اس اجلاس کا دوسرا دور شروع ہوتا ہے. یہ سوال و جواب کا سیشن ہے جس میں آپ مقرر سے سوال کر سکتے ہیں اور مقرر آپ کے سوالات کے انشاءاللہ جوابات دیں گے. اس سوال و جواب کے سیشن کو دلچسپ بنانے کے لیے کچھ اصول و ضوابط رکھے گئے ہیں. سوالات کرنے والوں کے لیے یہاں پر تین مائک کا انتظام کیا گیا ہے، پہلا درمیان میں، دوسرا پیچھے جینٹس کی جانب، اور تیسرا خواتین کے شعبے میں. پہلا سوال درمیان سے ہوگا، دوسرا سوال خواتین کے شعبے سے، اور تیسرا سوال پیچھے کی جانب جینٹس کی طرف سے ہوگا. اس سوال و جواب کے سیشن میں سوال کرنے والے سے گزارش ہے کہ وہ سب سے پہلے اپنا نام اور پروفیشن یعنی پیشہ بتائیں. سوال کرنے والوں میں غیر مسلم بھائیوں کو پہلے موقع دیا جائے گا، اور انہیں اسلام کے تعلق سے کوئی بھی سوال کرنے کی پوری پوری آزادی حاصل ہوگی. سوال کرنے میں اختصار سے کام لیں. کوشش کریں کہ سوال کرنے میں کوئی تمہیدی بات نہ ہو، بلکہ اپنا نام اور پیشہ بتا کر فوراً سوال شروع کر دیں. ہمارے مسلم بھائیوں سے گزارش ہے کہ ان کے سوالات عنوان سے متعلق ہوں. اختلافی اور فقہی سوالات کرنے کی اجازت نہیں دی جائے گی. ایک وقت میں ایک ہی سوال کی اجازت ہوگی. اگر سوال غیر ضروری ہو تو اسے رد کرنے کا مجھے اختیار حاصل ہوگا. مجھے امید ہے کہ آپ حضرات ان اصولوں کو سامنے رکھتے ہوئے اس سیشن کو دلچسپ اور کامیاب بنانے میں میری ہر طرح سے مدد کریں گے. والنٹیئر حضرات سے میری گزارش ہے کہ وہ غیر مسلم بھائیوں کو پہلے موقع دیں. جی بھائی صاحب، آپ اپنا سوال کریں، غیر مسلم بھائی کو ترجیح دی جائے گی. آئی ایم وسیم بھنڈاری، آئی ایم فرام بیجاپور کرناٹکا. آئی آس ون آف مائی فرینڈ ٹو کم ٹو دس پروگرام، بٹ ہی سیڈ آئی کین ناٹ کم، بٹ آئی ہیو اے کوشچن اینڈ یو آسک دس کوشچن ٹو ڈاکٹر ذاکر نائک. سو دا کوشچن گوز لائک دس. وہ پوچھتے ہیں کہ قرآن میں ایک جگہ بولتے ہیں کہ ہر ایک چیز کا حساب لیا جائے گا، اینڈ جسٹ ناؤ یو سیڈ، اور یہ کوشچن وہ بھی بولتا ہے کہ اگر اللہ چاہیں گا تو ہر گناہ کو معاف کر کے جنت میں داخل کریں گا. سو ازنٹ اٹ اے کانٹرڈکشن؟ دس از وائی از آسکنگ، بیکاز آئی سے دیر از نو کانٹرڈکشن ان دا گلوریس قرآن، اینڈ دس از بین سیڈ بائی ڈاکٹر ذاکر نائک، اینڈ آئی اشور یو دیٹ دیر از نو کانٹرڈکشن. تھینک یو. بھائی صاحب نے اپنے غیر مسلم کا سوال پوچھا ہے اور کہتے ہیں کہ قرآن مجید میں لکھا ہے کہ ہر عمل کا حساب لیا جائے گا، اور میں نے اپنے تقریر میں کہا ہوں کہ اللہ تعالیٰ اگر چاہے تو کسی کو بھی معاف کر سکتا ہے، تو یہ کانٹرڈکشن ہے کہ نہیں؟ جو لوگ کو قرآن کے بارے میں علم نہیں ہے ان کو غلط فہمی ہو سکتی کہ کانٹرڈکشن ہے، جب اللہ تعالیٰ فرماتے ہیں، کئی جگہ اللہ تعالیٰ نے فرمائے کہ ذرہ بھر اگر آپ نے نیک کام کیا ہے تو اللہ تعالیٰ اس کا حساب لیں گا، اور ذرہ بھر غلط کام کیا اس کا حساب لیں گا، اس میں کوئی شک نہیں. لیکن ساتھ ساتھ یہ بھی لکھا ہے کہ اگر اللہ چاہے تو آپ کو معاف کر سکتا ہے. لیکن اللہ صرف ایسا نہیں چاہتا ہے کہ یہ آدمی اچھا دکھتا ہے تو اس کو معاف کر دوں، یہ آدمی کا شکل بری ہے تو اس کو معاف نہیں کروں گا، یہ آدمی گورا ہے تو معاف کروں گا، یہ آدمی کالا ہے تو معاف نہیں کروں گا، تو پھر اللہ سبحانہ و تعالیٰ انجسٹ ہوں گے. معاف کرنے کے بھی کرائیٹیریا ہے، اور اللہ تعالیٰ قرآن مجید میں یہ بھی فرماتا ہے اگر میرا بندہ توبہ کرتا ہے تو میں اسے معاف کروں گا. توبہ کرنے کے شرائط ہے، توبہ کرنے کے شرائط ہے کہ اگر کوئی آدمی غلط چیز کرتا ہے تو پہلے اسے ماننا چاہیے کہ وہ غلط ہے، نمبر دو اس غلط کام کو روکنا چاہیے، نمبر تین اس غلط کام کو پھر سے نہیں دہرانا چاہیے، نمبر چار اگر وہ غلطی کو انڈو کر سکے، اس غلطی کو واپس سے انڈو کر سکے. مثال کے طور پہ اگر کوئی شخص چوری کرتا ہے 1000 روپیہ، وہ واپس دے سکتا ہے، اسے واپس دینا چاہیے. تو اگر وہ توبہ کرتا ہے اور چاروں شرطوں پہ نکلتا ہے تو اللہ تعالیٰ اسے معاف کرے گا. اس کا مطلب کانٹرڈکشن نہیں ہے، کیونکہ اللہ تعالیٰ رحمان اور رحیم ہے، اللہ رحمت والا ہے، اللہ رحیم ہے. اسی لیے اللہ سبحانہ و تعالیٰ انسانوں کو موقع دیتا ہے کہ اگر آپ غلطی کریں گے آپ کو معافی مانگنے کا موقع دیا جائے گا. اور اللہ تعالیٰ اگر ہر انسان کی چھوٹی غلطی پکڑے اور اگر ایک بھی غلطی کو معاف نہیں کرے تو اللہ کے رسول کے حساب سے کوئی بھی انسان جنت میں نہیں جائے گا. اسی لیے ہر سورے کے پہلے بسم اللہ الرحمن الرحیم ہے، سورہ توبہ سورہ نمبر 9 چھوڑ کے ہر سورے کے پہلے لکھا ہے بسم اللہ الرحمن الرحیم، اللہ کے نام سے جو رحیم اور رحمت والا ہے. کیونکہ اللہ سبحانہ و تعالیٰ دیالو ہے، ہی از لونگ، ہی از مرسیفل، ہی از بینیفیشنٹ، اس میں کوئی کانٹرڈکشن نہیں. اللہ سبحانہ و تعالیٰ میں موقع دے رہا ہے توبہ کرنے کا اور صحیح راستے پہ آنے کا. ہوپ دیٹ آنسرز دی کوسچن. خواتین کے شعبے میں کوئی اگر سوال ہو غیر مسلم خواتین کی طرف سے تو کر سکتی ہیں. مائی نیم از دھنشری ساون اینڈ آئی ایم اسٹوڈنٹ آف بی کمپیوٹر سیکنڈ ایئر. سو آئی جسٹ وانٹڈ ٹو آسک، از دا فرسٹ پیئر آف ہیومن بینگ از ہیونٹ بینگ پروڈ بٹ اٹ از ناٹ اسٹیبلش یٹ. But now houses will be going to prove it because we can't go back in time. Thank you. میں نے سوال پوچھا ہے کہ قرآن مجید اور دیگر مذاہب کی کتاب میں لکھا ہے کہ سب سے پہلی جوڑی آدم اور ایو تھی، آدم علیہ السلام اور حوا علیہ السلام تھے، لیکن سائنس اسے تسلیم نہیں کرتا. ہم وقت میں پھر سے واپس نہیں لوٹ سکیں گے، تو کس طریقے سے ہم ثابت کریں گے کہ سب سے پہلے جو جوڑی ہے وہ آدم علیہ السلام اور بیوی حوا تھے؟ پہلے میں یہ کہنا چاہتا ہوں کہ قرآن مجید ایک سائنس کی کتاب نہیں ہے، SCIENCE، لیکن یہ کتاب ہے سائنس کی، SIGNS، یہ آیات کی کتاب ہے، یہ کتاب ہے نشانیوں کی. اور قرآن مجید میں سب سائنس کے فارمولا نہیں ہیں، لیکن قرآن مجید میں 6000 سے زیادہ آیتیں ہیں، 6000 سے زیادہ نشانیاں ہیں، اور اس 6000 میں سے 1000 سے زیادہ الحمدللہ سائنس کے بارے میں بات کرتی ہے. اور میں یہ کہنا چاہتا ہوں کہ سائنس اتنی ایڈوانس نہیں ہے، تو میں کیوں قرآن مجید میں ہر بات پہ عمل کرتا ہوں جو بھی قرآن مجید میں لکھا ہے سائنس کے بارے میں؟ اگر آپ میری تقریر سنیں گے، مثال کے طور پہ ہم کہہ سکتے کہ 80% سائنس پروف کر چکا ہے کہ جو بھی قرآن میں لکھا ہے 100% صحیح ہے. 80% جو قرآن میں لکھا ہے سائنس یہ ثابت کر چکا ہے کہ 100% صحیح ہے. ابھی 20% از ایمبیگوس، جو ہمیں پتہ نہیں. اس 20% میں سے 1% ابھی تک ثابت نہیں کیا گیا ہے کہ وہ غلط ہے. unknown, ambiguous, pata nahi, to hum dalte use doubtful category mein. Doubtful, we don't know. To meri logic ye kehti hai, agar 80% 100% sahi hai, aur 20% doubtful hai, unknown hai, ambiguous hai, usme se 0.1% bhi sabit nahi ho chuka ke galat hai. Kyunki science itni advanced nahi hai ke use sabit kar sake, to meri logic ye kehti hai ke ye 20% bhi inshallah sahi hoga. Aur is 20% mein aata hai ke pehli jodi insaan ki thi Adam alaihi salam aur biwi Hawa. Science itni advanced nahi ke ye keh sake ke is zindagi ke baad aur ek zindagi hai, life after death. Akhirat ke bare mein science itni advanced nahi. Science ye nahi tasleem karti jo Quran mein likha hai ke Quran mein zikr hai jannat aur dozakh ka, Quran mein zikr hai jin ka. Science ab tak itni advanced nahi ke iske bare mein keh sake ke ye sahi hai. To bahut si cheeze jo Quran Majid mein likhi thi 1400 saal pehle, aksar cheeze science tasleem nahi karti thi, lekin aaj science advance hone ke baad, science tarakki karne ke baad 80% se zyada hum ye keh sakte hai ke science aaj tasleem karti hai ke 100% sahi hai. Inshallah ho sakta hai ke 50 saal baad, 100 saal baad, 200 saal baad science ye bhi tasleem karengi ke jannat hai, dozakh hai, jin hai, angel hai, aur ye bhi tasleem karengi ke pehli jodi Adam aur Biwi Hawa thi. Appreciated the class that you gave. It had a good impact on people, as well as the preaching mood that you carried about the Supreme Lord, that is Allah, is most praiseworthy. This is what the society really needs today. But as of some things which I heard from you, there are many questions, but I'll ask one as of the formality is considered. You said that... Brother, please may I know your name, brother? Oh, sorry. I am Dilip Mishra, and I have been studying Gita and Bhagavatam and various scriptures. And I am B.E. Computers in profession, and I am doing software job. One of my colleagues, Majid Khan, he invited me. And basically, I came to know about you when I was working with him, and we were both undergoing training. So he saw that I practiced something, and he asked me some questions, like you had already talked of Natasya Pratimasti and various other things. And I had refuted all the arguments in the sense that based on scriptures, I said that what Zakir Naik is saying is wrong. So he could not refute, counter argue my arguments. So he said that when we'll have a seminar, we will talk to Mr. Zakir Naik directly. I said, if you allow, I can talk. I have no problem. So if you don't mind, can I ask you a question? Sure, most welcome, brother. Thank you. Now you said that actually nobody is the son of God. So I do understand that as of begetting a son, obviously nobody is directly begot as a son here. But in Bhagavad Gita, at various places it is already mentioned that Krishna is saying, Mame vaunsho jiva loke jiva bhutana sanatana manasashtai indriyani prakritisthani karshati. I know you are already knowing about it, but I'll just read the translation if you don't mind. It says, the living entities in this conditioned world are my eternal fragmental parts. Due to the conditioned life, they are struggling very hard with the six senses, which include the mind. Here, the Supreme Lord Krishna is saying that you are my part and parcel. And there is one more special shloka which says that I am the father, I am the mother, I am the seed-giving father. So that is 9.17. If you want, I can just read it for you. It says, Pitahamasya jagato mata dhata pitamaha vedyam pavitram omkaram vriksam yajurevacha. I'll just read the translation. I am the father of the universe, the mother and the support and the grandsire. I am the object of knowledge and the purifier and the syllable om. I am the Rig, the Sam and the Yajurvedas. So here if we see that the Supreme Lord is saying, all of are my sons, I take care of them. So I do agree with your first point, saying that somebody is directly begotten as a son. That can be denied. But as of spiritual part and parcels, we are surely the son of the Lord and we deserve his mercy. So I felt that this bit contradicts with what you already said. भाई साहब ने एक अच्छा सवाल पूछा है. आई एम सॉरी आई आंसर इन उर्दू बिकॉज द प्रोग्राम इज इन उर्दू एंड आई बिलीव यू अंडरस्टैंड हिंदी. माशाल्लाह. माय हिंदी इज ऑल्सो नॉट दैट गुड. इट इज सिंपल विद ऑल द ग्रामेटिकल एरर्स. भाई साहब ने सवाल पूछा है, कहा है कि उन्हें मैं तकरीर सुन चुकी है और कुछ बातों पे उसे एतराज़ है और उन्होंने कहा उनके दोस्त से कि जाकिर कहते हैं नात से प्रतिमस्ती और मैं इसमें नहीं मानता हूँ, क्या मैं कुछ सवाल पूछ सकता हूँ? मैंने बोला बेशक. और उनके सवालात में उनने कहा कि जब मैं कहता हूँ कि अल्लाह सुबहाना व तआला ने बेटा नहीं जना, लेकिन उन्होंने भगवद गीता के दो श्लोका का जिक्र किया और एक श्लोक में लिखा था कि श्री कृष्ण कहते हैं कि मैं आपका पिता हूँ, मैं आपका माता हूँ, तो ये सवाल करने वाले कहते हैं कि मैं मानता हूँ कि खुदा बेटा नहीं जनता, गॉड कैन नॉट बिगेट अ सन, लेकिन आम सन हो सकता है. आम सन फॉर एग्जाम्पल इफ यू रीड द बाइबल, बाइबल सेज इन द बुक ऑफ रोमन्स दैट ऑल दोज हु आर लेड बाय द स्पिरिट ऑफ गॉड दे आर सन्स ऑफ गॉड. जो भी अल्लाह के अहकामात को मानता है वो अल्लाह का बेटा है. उस अंदाज में अगर आप कहते हैं कि हम भगवान के बच्चे हैं, आई हैव गॉट नो प्रॉब्लम. हम भगवान के बच्चे हैं. मिसाल के तौर पे अगर कोई ज़ईफ इंसान अगर मुझे कहेगा या कोई नौजवान को कहता है बेटा इधर आओ, तो वो फौरन बोलेगा जी चाचा जान और आएगा. लेकिन अगर कहेगा कि आप मेरे जने हुए बेटे हैं इधर आओ, तो वो उसको एक लाफा मारेगा. बेटा मतलब सन, वो छोटा आदमी है, ही इज गिविंग रिस्पेक्ट. मिसाल के तौर पे मेरे इंट्रोडक्शन में शेख फैजुर रहमान ने कहा कि शेख दीदात ने कहा डॉक्टर जाकिर नायक को बेटा, और फिर बेटा मतलब मैं उनकी इज्जत करता हूं, वो मेरे वालिद के समान है, लेकिन अगर वो लिखते थे कि मेरा जना हुआ बेटा तो प्रॉब्लम है. आप समझ रहे कि नहीं? दिस इज द लैंग्वेज. तो इस तरीके से अगर आप बेटा कहते हैं और कहते हैं कि गॉड इज फादर, तो अगर आप कॉन्टेक्स्ट में देखते हैं कि वो हमारा पालने वाला है, वो हमारा खालिक है, वो हमारा रब है, उस तरीके से आप कहते हैं मुझे कोई भी प्रॉब्लम नहीं. लेकिन इसीलिए कुरान मजीद में 99 सिफत है अल्लाह ताला की, उसमें से अब जो आसान है जान बूझ के नहीं लिखा है, लेकिन रब जो और मुश्किल है, रब बोलना अब से और मुश्किल है, जान अपने सिफतों में अब को नहीं लिखा. क्यों? लोग उससे गलत मानी ले सकते हैं. वरना फादर बोलना अच्छी बात है और हम आमतौर पे कहते हैं बेटा इधर आओ, कोई हर्ज नहीं. इसीलिए मैं कहता हूं बाइबल में अगर कहते कि जो लोग अल्लाह की बात मानते हैं वो अल्लाह के बेटे हैं, मुझे कोई हर्ज नहीं. उस तरीके से ईसा अलैहि सलाम बेशक अल्लाह सुबहाना व ताला के भेजे हुए अजीम पैगंबर थे, वो बेशक बेटे थे. लेकिन अगर कोई कहता है कि ईसा अलैहि सलाम अल्लाह के जने हुए बेटे हैं, तो ऑब्जेक्शन. आप समझे ना? तो बाइबल में किधर भी नहीं लिखा है कि ईसा अलैहि सलाम अल्लाह के जने हुए बेटे हैं. एक वर्स है गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 3 वर्स नंबर 16 जिसमें लिखा है क्या, फॉर गॉड सो लव्ड द वर्ल्ड दैट ही गेव हिज ओनली बिगॉटन सन, हूसोएवर बिलीव्स इन हिम शैल नॉट डाई बट हैव एवरलास्टिंग लाइफ. तो ये वर्स जो बाइबल की है, गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 3 वर्स नंबर 16, फॉर गॉड सो लव्ड द वर्ल्ड दैट ही गेव हिज ओनली बिगॉटन सन, हूसोएवर बिलीव्स इन हिम शैल नॉट डाई बट हैव एवरलास्टिंग लाइफ. ये एक ही जगह पे लिखा हुआ है बिगॉटन सन. लेकिन जब आप RSV पढ़ते हैं, रिवाइज स्टैंडर्ड वर्जन ऑफ द बाइबल, रिवाइज बाय 32 स्कॉलर्स क्रिश्चियन स्कॉलर्स ऑफ द हाईएस्ट एमिनेंस, वो लिखते हैं कि ये लफ्ज जना हुआ, ये लफ्ज बिगॉटन इंटरपोलेशन है, फैब्रिकेशन है, बनावटी है, ये बाइबल में था ही नहीं. और वो क्रिश्चियन स्कॉलर्स ने ये लफ्ज को बाइबल के बाहर उठा के फेंक दिया है. इसी तरीके से आपने जो कहा कि भगवत गीता में लिखा है श्री कृष्ण कहते हैं कि मैं माता हूं, मैं पिता हूं, इन कॉन्टेक्स्ट मुझे प्रॉब्लम नहीं है. हालांकि मैं नहीं कहूंगा कि खुदा हमारे वालिद है. क्यों? क्योंकि लोग को गलत फहमी हो सकती है. लेकिन अगर कोई इंसान सही कॉन्टेक्स्ट में कहता है कि हम अल्लाह के बच्चे हैं, मुझे कोई एतराज नहीं, लेकिन जने हुए नहीं। इसी तरीके से आप पढ़ेंगे गीता, वेद। वेद सबसे ऊंची किताब है, वेद के बाद आता है उपनिषद, उपनिषद के बाद आता है इतिहास। तो अगर आपको जानना, इतिहास के अंदर महाभारत का एक हिस्सा है भगवद गीता। अगर आपको कोई शक है इसके मानी में क्या हो सकता है, अगर दो मानी निकलती है तो आपको जाना चाहिए वेद के पास या उपनिषद के पास। आप अगर उपनिषद पढ़ते हैं, स्वतः स्वतः उपनिषद चैप्टर नंबर 6 वर्ष नंबर 9 उसमें लिखा है ना चदसे कसिज जनिता ना चदीपा, जिसके मानिए उस भगवान उस खुदा का ना वालिद है ना वालदा है। He has got no superior, no father, no mother. मैं कंप्लीट करता हूँ फिर मौका दूंगा। इसी तरीके से आपने कहा कि मैं ना तस्वीर प्रतिमा अस्थि को नहीं मानता हूँ, क्या आप वेद को नहीं मानते? आप ये कह सकते हैं कि मैं जाकिर जो ट्रांसलेशन देता है मैं उसमें नहीं मानता हूँ, तो मैं जवाब दे सकता हूँ। तो आपके भगवद गीता का जवाब तो दे दिया हूँ, लेकिन पहले जब आपने कहे ना तस्वीर प्रतिमा अस्थि, ये हवाला है श्वेता सितार उपनिषद चैप्टर नंबर 4 वर्स नंबर 19 और आता है यजुर्वेद चैप्टर नंबर 32 वर्स नंबर 3 में, जहां लिखा है न तस्य प्रतिमा अस्ति। प्रतिमा एक संस्कृत वर्ड है, अगर आप संस्कृत डिक्शनरी में जाएंगे लिखा है कि प्रतिमा के मानी है बुत, के मानी है फोटोग्राफ, के मानी है स्टैच्यू, उसके मानी है स्कल्पचर। तो जब वेद और श्वेता सूत्र उपनिषद में आता है न तस्य प्रतिमा अस्ति, उस खुदा की कोई प्रतिमा नहीं, उस खुदा का कोई बुत नहीं है, उस खुदा की कोई तस्वीर नहीं, उस खुदा का कोई फोटोग्राफ नहीं, कोई स्कल्पचर नहीं। तो ये मानी है, अगर आपको संस्कृत नहीं पता है तो आपको जाना चाहिए संस्कृत डिक्शनरी में, और हमारे इस्लामिक रिसर्च फाउंडेशन में अल्हम्दुलिल्लाह संस्कृत डिक्शनरी है, फिर हम कह सकते हैं कि मानी में आप मानते कि नहीं मानते। तो इसीलिए कुरान में लिखा है सूरह नहल में सूरह नंबर 16 आयत नंबर 43 में और सूरह अंबिया में सूरह नंबर 21 आयत नंबर 7 में फसअलु अहले ज़िक्री इन कुंतुम ला तअलमून, अगर आपको नहीं पता है तो उससे पूछिए जो इस मैदान का माहिर है। और जो मैं कह रहा हूं आपको कई कमेंट्री दिखाऊंगा जो अल्हम्दुलिल्लाह हिंदू पंडितों ने लिखी है। आप अगर आर्य समाज की किताब पढ़ेंगे तो जो मेरी तकरीर है वो खुद मैं अपने जहन से नहीं कहता हूं, मैं तहकीक करता हूं और हवाला भी देता हूं। वो अलग बात है कि आपको इल्म नहीं होगा संस्कृत का, इसीलिए आप इस बात में नहीं मानते। आई होप दैट आंसर्स द क्वेश्चन ब्रदर। या आई वुड लाइक टू कंटिन्यू इफ यू डोंट माइंड। फर्स्ट पार्ट व्हाट यू सेड वाज दैट वी ऑल आर सन्स ऑफ गॉड, इफ वी से दैट देयर इज नो हार्म, एंड एज ऑफ सेइंग दैट वी आर बिगॉटन सन्स ऑफ गॉड दैट इज नॉट एक्सेप्टेड एंड दैट इज ट्रू। सो माय काइंड रिक्वेस्ट इज दैट व्हेन यू स्पीक, बिकॉज व्हेन यू सेड पीपल कैरी दिस इन देयर माइंड that anyone who says that you are sons of God, the Muslim community will oppose. So that will just create a disharmony without understanding the context. So that was my concern. Just hold on. There is never a disharmony, brother. If you say we are children of God, most Muslims will not object. The only object when a Christian says that Jesus is son of God, peace be upon him, because we know the context. We object when you take a deity's name and say that this deity is the son of God. Most Muslims will not object if you say that the human beings are children of God. I don't know any. So what? Because we know the context. That's the reason, brother, when you ask a question, you should realize. In general terms, son means begotten son. It is a dual meaning. When we use son, it's just in context. So therefore, we are very careful. We don't want anyone to misunderstand. हम ये नहीं चाहते कि गलत फहमी हो, इसीलिए हम जान बूझ के ये भी नहीं कहते कि हम बेटे हैं खुदा के, वो बिल्कुल गलत हो जाएगा। अगर कोई गलत फहमी लेता है मेरे अल्फाज से, हम इसीलिए वी आर वेरी केयरफुल, हम जान बूझ के एहतियात लेते हैं, और ऐसे अल्फाज जिससे गलत फहमी पैदा हो सकती है खुसूसन खुदा के लिए भगवान के लिए, हम क्या करते तहकीक करते हैं और We are very careful that not to use this word. Hope that answers the question, brother. भाइयों की तरफ से कोई सवाल हो, गैर मुस्लिम भाइयों को तरजीह दें। मेरा नाम कैलाश माने है, मैं प्रोफेशनल से टेलीकॉम इंजीनियर हूँ। आपने कहा था कि हर रिलीजन में लिखा है कि हर बुक में लिखा है कि भगवान एक है, खुदा एक है, तो मैं ये कहना चाहता था कि इस्लाम को क्यों फॉलो करना चाहिए। माशाल्लाह भाई साहब ने बहुत बहुत अच्छा सवाल पूछा, अहम सवाल, कि अगर हर मजहब हर धर्म की किताब में लिखा है कि भगवान एक है तो मुझे इस्लाम ही क्यों फॉलो करना चाहिए? बहुत अच्छा सवाल। अगर हिंदुइज्म में लिखा भगवान एक है, क्रिश्चियनिटी में लिखा भगवान एक है, इस्लाम में लिखा भगवान एक है, तो मुझे इस्लाम ही क्यों फॉलो करना चाहिए? मैं हिंदू ही रहूँगा, मैं ईसाई रहूँगा। बहुत अच्छा सवाल है। मैं ये कहना चाहता हूँ कि जिस तरीके से मैंने तकरीर की थी चंद साल पहले 1993 में इसी कैंपस में, कुरान एंड मॉडर्न साइंस, कुरान और जदीद साइंस, और उसके ज़रिए मैंने ये साबित किया कि कुरान अल्लाह की आखिरी किताब है। अगर आप इस साइंस से दूसरे मज़हब की किताबों को जांचते हैं तो बाकी मज़हब की किताब इस साइंस के टेस्ट पे नहीं उतरते हैं। लेकिन हम ये कहते हैं कि अल्लाह सुबहाना व तआला ने कई किताबें नाजिल की है, अल्लाह सुबहाना व तआला ने कई किताबें नाजिल की, नाम से सिर्फ चार का जिक्र है कुरान मजीद में, तौरा, जबूर, इंजील और कुरान। तौरा वो वही है जो मूसा अलैहिस्सलाम पे नाजिल की थी, जबूर वो वही है, वो किताब है जो दाऊद अलैहिस्सलाम पे नाजिल की गई थी, इंजील वो किताब है जो ईसा अलैहिस्सलाम जीसस क्राइस्ट पीस बी अपॉन पे नाजिल की गई थी, और कुरान मजीद आखिरी किताब है जो आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पे नाजिल की गई थी। लेकिन कुरान मजीद में ये भी लिखा है सूरह रौद में, सूरह नंबर 13 आयत नंबर 38 में, कुल अजलिन किताब, और हर दौर में हमने किताब नाजिल की है। अन्य अल्लाह ताला ने बहुत सी किताबें नाजिल की है, सिर्फ चार का जिक्र है। लेकिन जितने भी किताबें कुरान मजीद के पहले नाजिल हुई थी वो सिर्फ एक ग्रोह के लिए नाजिल की गई थी और एक वक्त के लिए नाजिल की गई थी। जिस तरीके से बाइबल में लिखा है, गॉस्पल ऑफ मैथ्यू चैप्टर नंबर 15 वर्स 24, गॉस्पल ऑफ मैथ्यू चैप्टर नंबर 10 वर्स नंबर 5 एंड 6, के ईसा अलैहिस्सलाम सिर्फ बनी इसराइल के लिए भेजे गए थे, तो इंजील सिर्फ बनी इसराइल के लिए भेजे गए थे। उसी तरीके से जितने भी किताबें, जितने भी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के पहले या कुरान के पहले नाजिल की गई किताब, वो सिर्फ एक महदूद वक्त के लिए थे और एक ग्रोह के लिए था। लेकिन क्योंकि कुरान मजीद आखिरी कलाम है अल्लाह सुबहाना तआला की और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी पैगंबर है, वो सिर्फ मुसलमानों के लिए नहीं भेजे गए थे, सिर्फ अरबों के लिए नहीं भेजे गए थे। कुरान मजीद में लिखा है सूरह इब्राहिम में सूरह नंबर 14 आयत नंबर 52 में, 52 में, सूरह इब्राहिम सूरह नंबर 14 आयत नंबर 1 में, सूरह अज़ुमर सूरह नंबर 39 वर्स नंबर 41 में, सूरह बकरा में सूरह नंबर 2 आयत नंबर 185 में, कि कुरान मजीद सारी इंसानियत के लिए नाजिल किया गया है और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सिर्फ मुस्लिम या सिर्फ अरबों के लिए नहीं भेजे गए थे। कुरान मजीद में जिक्र आता है सूरह अंबिया में सूरह नंबर 21 आयत नंबर 107 में, वमा अरसलना का इल्ला रहमत लिल आलमीन, कि हमने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को नहीं भेजा लेकिन सारी इंसानियत के लिए, सारे आलम के लिए और सारे जहां के लिए। तो ये कहना है कि जितने भी किताबें पहले आई, अल्लाह का पैगाम एक ही था, अल्लाह एक है, अल्लाह के पैगंबर अनेक थे लेकिन उनका अहम पैगाम एक ही था कि अल्लाह एक है और हम उसी की इबादत करें। लेकिन वक्त जाने के वजह से जितने भी पहले किताबें नाजिल की गई थी वो वक्त उनमें मिलावट आने लगी। और आप कोई भी स्कॉलर से पूछो, चाहे बिब्लिकल स्कॉलर पूछो, क्रिश्चियन स्कॉलर से पूछो, देयर आर सो मेनी इंटरपोलेशन इन द बाइबल, बाइबल में मिलावट है। अगर आप वेद के स्कॉलर से पूछेंगे वो कहेंगे वेद में मिलावट है। तो जितने भी किताबें पहले नाजिल की गई थी उनमें मिलावट है, जितने पैगंबर भेजे गए थे उनका पैगाम बदल चुका है। लेकिन एक अहम बात है कि ये किताब के अंदर मिलावट आने के बावजूद फिर भी हर मजहबी किताब में तौहीद है, हर मजहबी किताब में लिखा है कि भगवान एक है। तो मैं कहता हूं गैर मुसलमान से और मुस्लिम से भी कि आप मान लो कि एक किताब 100% खुदा की किताब है। कोई भी शख्स, कोई भी इंसान जो खुदा में मानता है उसे कोई भी एतराज नहीं होगा मानने के लिए कि एक किताब 100% खुदा की किताब है। हिंदू कहेगा वे 100% खुदा की है, क्रिश्चियन कहेगा बाइबल 100% खुदा की है, मुसलमान कहेगा कुरान 100% खुदा का है, नो प्रॉब्लम। तो मैं कहता हूं जो भी चीज ये मजहब की किताबों में यकता है वो चीज पे हम अमल करें। और जब हम तहकीक करते हैं यकसानियत मिलती है कि खुदा एक है, दूसरी यकसानियत मिलती है कि सब किताबों में लिखा है कि आखिरी पैगंबर आने वाले हैं, उनका नाम है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। अब बाइबल पढ़ेंगे, बाइबल में लिखा है बुक ऑफ डिट्रोनमी चैप्टर नंबर 18 वर्स नंबर 18 में, बुक ऑफ डिट्रोनमी चैप्टर नंबर 18 वर्स नंबर 19 में, सॉन्ग ऑफ सॉलोमन चैप्टर नंबर 5 वर्स नंबर 16 में, इन द बुक ऑफ आइज़ाया चैप्टर नंबर 29 वर्स नंबर 12। ये ओल्ड टेस्टमेंट है। न्यू टेस्टमेंट पढ़ेंगे लिखा है गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 14 वर्स नंबर 16, गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 15 वर्स नंबर 26, गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 16 वर्स नंबर 7, गॉस्पेल ऑफ जॉन चैप्टर नंबर 16 वर्स नंबर 12-14। मैं कह सकता हूँ कितने हवाले बाइबल में जिसमें लिखा है कि आखिरी पैगंबर आने वाले मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है। उसी तरीके से हम जब हिंदू मजहब की किताबों का मुताला करते हैं, उसमें लिखा है भविष्य पुराना पर्व 3 खंड 3 अध्याय 3 श्लोकास 5-8 तक, भविष्य पुराना पर्व 3 खंड 3 अध्याय 3 श्लोकास 10-27, इसमें लिखा है कि आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आने वाले हैं। इसी तरीके से आप पढ़ेंगे यजुर्वेद चैप्टर नंबर 21 वर्स नंबर 31, यजुर्वेद चैप्टर नंबर 21 वर्स नंबर 55। आप अगर पढ़ेंगे कुंटप सुक्ता अथर्वावेद बुक नंबर 20 हिम नंबर 127 वर्स नंबर 114 में लिखा है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आने वाले। और मैं 100 से ज्यादा हवाले दे सकता हूँ सिर्फ हिंदू मजहब की किताबों में जिसमें लिखा है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम पे अमल करो, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी पैगंबर है। आप अगर कल्कि पुराना पढ़ेंगे उसमें लिखा है कल्कि अवतार आखिरी पैगंबर उसका नाम है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, उसकी माँ का नाम लिखा है सुमति, सुमति की मानी अमन, अरबी में ट्रांसलेट करेंगे आमेना जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की माँ का नाम था। उसमें लिखा है कि इस कल्कि अवतार के वालिद का नाम है विष्णु व्यास, विष्णु व्यास मीन्स खुदा का बंदा, ट्रांसलेट करेंगे अरबी में अब्दुल्ला, वो था नाम मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम वालिद का। लिखा गया है कि वो पैदा होंगे ऐसे शहर में जिसका नाम है अमन जो मक्का है, वो पैदा होंगे उस ग्रह में जो चीफ होंगे मक्का के, और आप जानते हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम कुरैश में पैदा हुए थे। उसमें लिखा है कि ये कल्कि अवतार आखिरी पैगंबर होंगे, इसमें लिखा है कि ये कल्कि अवतार सारी इंसानियत के लाएंगे, इसमें लिखा है कि ये कल्कि अवतार के चार करीब दोस्त होंगे, चार खुलफा राशिदीन हजरत अबू बकर, हजरत उमर, हजरत उस्मान, हजरत अली, इस तरीके से डिटेल लिखा है कि वो 12वीं तारीख माधव में पैदा होंगे जो 12वीं रबी अव्वल है, उनको बशारत होंगी, सबसे पहली बशारत होंगी एक गार में, एक केव में, वो गारे हीरा, और वो बाद में माइग्रेट करेंगे नॉर्थवर्ड और वापस आएंगे। हम जानते हैं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम मक्का से जाते मदीना नॉर्थवर्ड वापस आते। मैं फुल एक तकरीर करने वाला हूँ लखनऊ में 2 हफ्ते बाद मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हिंदू मजहब की किताबों में। तो मैं आपको कहता हूं अगर आपको अच्छा हिंदू बनना है तो आपको एक खुदा में मानना पड़ेगा, ना तस्य प्रतिमा अस्ति, उस खुदा की कोई प्रतिमा नहीं, उस खुदा का कोई बुत नहीं, उस खुदा की कोई तस्वीर नहीं, उस खुदा का कोई स्टैचू नहीं। आपको मानने पड़ेगा कि आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, आपको मानने पड़ेगा कि जो तालीमात ये आखिरी पैगंबर देंगे उसके ऊपर अमल करने पड़ेगा। तो मैं कहता हूं आप अच्छा हिंदू बनो, अच्छा हिंदू बनेंगे और उसके ऊपर अमल करेंगे, आपको अच्छा मुस्लिम बनना ही पड़ेगा। इसी तरीके से एक अच्छा क्रिश्चियन को अगर क्रिश्चियन बनना है उसको एक खुदा में मानना पड़ेगा, उसको मानना पड़ेगा ईसा अलैहि सलाम खुदा नहीं, उसे मानना पड़ेगा आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, और वो ऑटोमेटिकली आपको अगर मुस्लिम नाम से नफरत है तो मुस्लिम नाम मत लो, लेकिन आप अपनी सारी ख्वाहिशें अल्लाह और अल्लाह के आखिरी रसूल मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के हिसाब से चलो और आप सबसे अच्छे इंसान बनेंगे इंशाअल्लाह, जरूर अच्छा हिंदू। तो भाई साहब मैं आपसे पूछना चाहता हूँ आप अच्छा हिंदू बन के सही मुसलमान बनना चाहते हैं कि नहीं? आज आप अगर सच्चे हिंदू है और अपने हिंदू धर्म की किताबों में अमल करना चाहते हैं, मैंने इतने हवाले दिया, तो आप मानते हैं कि खुदा एक है, आप मानते हैं कि नहीं मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी पैगंबर है? मैं जानना चाहता हूं आपसे। हाँ, आप मानते हैं कि अल्लाह एक है, खुदा एक है? हाँ मानता हूँ। मानते हैं कि नहीं? हाँ मानता हूँ। मानते आप मानते हैं कि मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम आखिरी पैगंबर है? हाँ सर। आपने आप मानते कि कल्कि अवतार आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है कि नहीं? सर मैं अभी पढ़ूंगा। बिल्कुल सही। आप पढ़ के अगर मुतमईन होंगे तो फिर मानेंगे कि नहीं? हाँ मानेगा। कितना वक्त चाहिए आपको? एक दिन चाहिए तो कल पढ़ सकते हैं, दो दिन चाहिए तो परसों पढ़ सकते हैं। एक दो दिन, दो दिन, दो दिन। अच्छा, परसों मैं आपका इंतजार करूंगा इंशाल्लाह। ठीक है सर। माइक नंबर 3, अगर वहाँ कोई नॉन मुस्लिम सिस्टर्स हों तो उनको मौका दिया जाए। जी सर, मैं दीप्ति सिंह है। मुझे कुरान में की बहुत बातें अच्छी लगती है और उसमें से बहुत कुछ सीख मिलती है, तो ये जरूरी है कि इस्लाम कबूल करना चाहिए और इस्लाम मुझे अच्छा लगता है। इनका सवाल है कि उन्हें कुरान मजीद पढ़ चुकी है, बहुत से बातें अच्छी लगती है कुरान मजीद, इस्लाम पसंद करती है, तो मुझे इस्लाम कबूल करना चाहिए कि नहीं? अगर आप पसंद करती है कुरान मजीद के तालीमात को और इस्लाम पसंद है तो बेशक आपको कबूल करना ही चाहिए। अगर पसंद नहीं करती तो नहीं करना चाहिए, अगर पसंद करती कबूल करना ही चाहिए, तो ही आप अमली तौर के ऊपर, सही तौर के ऊपर इस्लाम से मोहब्बत कर सकते। तो आप क्या चाहते हैं कि इस्लाम कबूल करे? नहीं सर, ऐसा कुछ नहीं, लेकिन सर नहीं, आप अगर कुरान मजीद पढ़ चुके हैं और आप कहते हैं कि कुरान मजीद में जो लिखा आप उसके पसंद है, तो पसंद है तो उसके ऊपर अमल भी करना चाहिए। सर ये बराबर, लेकिन सर मैं आजम कैंपस में इधर 3 महीने हुए मैंने एडमिशन लिया है, तो फ्रेंड सर्कल में सब मेरे फ्रेंड सर्कल है, तो बहुत सारे मोमेडियन फ्रेंड्स हैं मेरे, तो ऐसा कुछ नहीं, पहले तो नहीं थी, लेकिन बहुत कुछ सीखने को मिलता है इधर आने के बाद, मुझे बहुत कुछ सीखने को मिला और उसके बाद सर अच्छा लगा और बहुत कुछ लाइफ में सर कुछ बहुत सीख मिलती है इससे, तो अच्छा लगता है कुरान मुझे। आप अगर आपके बहुत से फ्रेंड मुसलमान है, सही लफ्ज़ मुसलमान है, मोमेडियन सही लफ्ज़ नहीं है, मुसलमान सही लफ्ज़ है, सॉरी सर, अगर आप आजम कैंपस में आ चुके हैं, एडमिशन ले चुके हैं, आपके बहुत से सहेलियां अगर मुसलमान हैं, आपको अच्छा लगता है कि जो मुसलमान में चीज़ अच्छे है, तो इस्लाम में कोई भी ज़बरदस्ती नहीं है, इस्लाम में कोई भी किसी को मुसलमान ज़बरदस्ती बना ही नहीं सकता, यह हराम है। लायक रहा फिर दीन, दीन में कोई कंपल्शन नहीं है। अगर आप इस्लाम कबूल नहीं करेंगे तो कोई भी आपको आजम कैंपस के बाहर नहीं निकालेगा। जनाब पी ए इनामदार साहब भी इधर है, वो ये नहीं कहते कि आप इस्लाम कबूल नहीं करेंगे तो आजम कैंपस के बाहर निकालेंगे। और इस कैंपस में माशाल्लाह बहुत से गैर मुसलमान भी पढ़ रहे हैं, लेकिन अगर आपको समझ में आता है कि ये मजहब सही मजहब है और आप अपने पुराने किताब पढ़ते हैं, हिंदू मजहब की किताब पढ़ते हैं, और आपके हिंदू मजहब की किताब में लिखा हुआ है कि आखिरी पैगंबर, आखिरी अवतार जो आने वाला है वो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है, और आपको इल्म हो जाता है कि ये पैगाम कुरान में मौजूद है और अल्लाह के आखिरी रसूल के हदीस में मौजूद है, तो आप अगर अपने पुराने किताब वेद पे अमल करना चाहती है और आपको पता लग गया है कि ये पैगाम सही है, तो आपको इस पैगाम को कबूल करना चाहिए। अगर आपको वक्त चाहिए, वक्त लीजिए, 1 दिन लीजिए, 2 दिन लीजिए, वो भाई को 2 दिन चाहिए, 2 महीना लीजिए, बट जब आपको इत्मीनान हो जाएगा कि ये मज़हब सही है, ये तरीका जीने का सही है, तो आपको इसको कबूल करना पड़ेगा, तो ही असली तौर पे लोग को पता चलेगा कि आप इस किताब और इस दीन से मोहब्बत करते हैं। होप दैट आंसर्स द क्वेश्चन। माइक नंबर 1 से काफ़ी देर से मैं देख रहा हूँ कि एक भाई खड़े हैं, मेरी उनसे गुजारिश है कि वो सवाल करें। माय नेम इज गोरे आरपी, माय क्वेश्चन इज व्हाट इज द पोजीशन इन कुरान ऑन चाइल्ड एडॉप्शन, एक मुस्लिम चाइल्ड अडॉप्ट कर सकता है क्या? भाई साहब ने सवाल किया है कि इस्लाम में चाइल्ड अडॉप्शन जायज़ है क्या नहीं, कि इस्लाम में एक चाइल्ड को अडॉप्ट किया जा सकता है कि नहीं। अगर कोई मुसलमान अनाथ बच्चे को लेना चाहता है और उसको बाप का प्यार, माँ का प्यार देना चाहता है, बेशक ये अलाउड है। तो इस्लाम में अनाथ बच्चे को घर देना, माँ का प्यार, बाप का प्यार देना बिल्कुल अच्छी बात है और इसको एनकरेज किया है, लेकिन लीगल एडॉप्शन अलाउड नहीं है। लीगल एडॉप्शन का मतलब जिस तरीके से मैंने कहा कि माँ का प्यार दे सकते हैं, बाप का प्यार दे सकते हैं, लेकिन अगर नाम देगा तो झूठ हो जाएगा। तो इसी तरीके से आप कोई अनाथ को बाप का प्यार देते, बेशक जायज़ है, अच्छी बात है, इनकरेज किया गया है, माँ का प्यार दीजिए, घर में लाओ, लेकिन उसको लीगल नाम नहीं दे सकते। क्यों? क्योंकि इससे कई मसाइल आ सकते हैं। मिसाल के तौर पर अक्सर लोग जब यतीम बच्चे को गोद लेते हैं, एक आम वजह है क्योंकि उनके पास कोई बच्चा नहीं है। जब कोई यतीम बच्चे को गोद लेते हैं, हो सकता है कि चंद साल बाद वो कपल, वो जोड़े को कोई बच्चा पैदा होता है, तो फिर प्रॉब्लम हो सकता है। उसके अलावा अगर कोई शख्स एक लड़के को गोद लेता है, तब लड़का बड़ा होता है, बालिग होता है 18 साल 20 साल का, क्योंकि वो उसका जनावा बेटा नहीं है। इस्लाम में हिजाब है, अगर कोई नामहरम कोई बालिग लड़के के सामने आती है हिजाब करना फ़र्ज है। तो इसके अंदर जब बेटा बड़ा होगा तो उसको माँ के साथ हिजाब करने पड़ेगा। तो पहले से अगर बेटे को बोल लेंगे कि मैं आपका असल वालिद नहीं हूँ, असली वालदा नहीं हूँ, और उसको प्यार दो, बेशक अलाउड है। लेकिन लीगल अडॉप्शन में और कई प्रॉब्लम हो सकते हैं। मिसाल के तौर पे, जब एक इंसान मरता है, उसके मरने के बाद उसकी जायदाद, उसकी विरासत का बंटवारा होता है, और बंटवारा में क्राइटेरिया दिया गया कुरान में, कुरान मजीद में लिखा गया सूरह निसा में सूरह नंबर 4 आयत नंबर 11 और 12 में किस तरीके से जायदाद, किस तरीके से विरासत का बंटवारा होता है। और उसमें लिखा है कि अगर एक इंसान, एक आदमी मरता है, उसकी कोई भी औलाद नहीं है, तो उसके बीवी को मिलता है 1/4 हिस्सा, अगर उसके औलाद है तो मिलता है 1/8 हिस्सा। उसी तरीके से अगर एक औरत मरती है, अगर औरत के कोई भी बेटे बेटियां नहीं है, कोई भी औलाद नहीं है, तो शोहर को मिलता है 1/2 हिस्सा, अगर औलाद है तो शोहर को मिलता है 1/4 हिस्सा। तो अगर हम लीगल अडॉप्शन करते हैं तो फौरन आपके बीवी को 1/2 हिस्सा कम मिलेगा। तो इस्लाम में अगर आप बच्चे को गोद लेते हैं, आप गोद ले सकते हैं, लेकिन लीगल अडॉप्शन नहीं कर सकते, क्योंकि इसमें बाकी रिश्तेदार से नाइंसाफी होंगी। लेकिन इस्लाम में इसका भी हल है, अगर आप किसको गोद लेते हैं लीगली नहीं, लेकिन प्यार देते हैं, कोई यतीम को लेते, इस्लाम में इजाज़त है कि 1/3 हिस्सा आपके विरासत का आप किसी को भी गैर रिश्तेदार को दे सकते हैं। तो अगर आप किसी को माँ का प्यार, बाप का प्यार देते हैं, वालिद वालदा का प्यार देते हैं, और अगर आपके विरासत में हिस्सा देना चाहते हैं, तो मैक्सिमम आप 1/3 दे सकते हैं। लेकिन विदाउट मेंशनिंग, अगर आप लीगल अडॉप्शन करते हैं तो आपके बाकी रिश्तेदार, कई रिश्तेदारों की जो उनको शेयर होना चाहिए वो मिल जाता है 1/2। तो इसमें देर इज इनजस्टिस डन। तो इसके वजह से, हिजाब के वजह से, इनजस्टिस के वजह से, विरासत के वजह से, लीगल अडॉप्शन इज नॉट अलाउड, लीगल गोद लेना अलाउड नहीं। लेकिन अगर आप किसी को माँ का प्यार, बाप का प्यार देना चाहते हैं, उसको घर देना चाहते हैं, तो कोई हर्ज नहीं है। होप दैट आंसर्स द क्वेश्चन। यदि लीगली इफ ही कैनॉट अडॉप्ट अ चाइल्ड, इफ अ मुस्लिम कैनॉट अडॉप्ट अ चाइल्ड लीगली, तो कुरान जब लिखा गया उसको 1400 साल हो गए, आज के तारीख में यदि लीगली अडॉप्शन करना वो बच्चे के लिए और वो इंसान के लिए जो अडॉप्ट करना चाहता है, दोनों के लिए यदि फायदेमंद साबित होता है, तो इसमें कोई बदलाव, इसमें कोई चेंज, इसमें कोई सुधार नहीं हो सकता? भाई साहब ये कहना चाहते हैं कि 1400 साल गुजर चुके हैं, अभी अगर लीगल अडॉप्शन बच्चे का फायदा होता है तो कुरान में तब्दीली आ सकती है कहने। लेकिन मेरे हिसाब से फायदा नहीं होता है, और अल्लाह सुबहाना व ताला भगवान जानता है क्या चीज इंसान के लिए फायदेमंद है क्या नहीं। और ये किताब कुरान मजीद भगवान की, खुदा की आखिरी नाजिल की गई किताब है, जिसमें कोई भी कॉन्ट्रडिक्शन नहीं है। हमारे सोच से सोचते हैं कि ये शराब क्यों आराम है, अभी तो कई फायदे हैं, मुझे ठंडी लगती है तो शराब पी सकता हूं मैं, ये हमारी सोच है। लेकिन जब हमें और डिटेल मालूम पड़ते शराब के बारे में, वो ज्यादा नुकसानदार है। तो इसी तरीके से लीगल अडॉप्शन से फायदा नहीं होता, ज्यादा नुकसान होता है। जब अल्लाह ने ये कहा कि जितने भी यतीम लोग हैं उनको देखो, उनको प्यार दो, वो तो जायज कहा गया है ना। ये नाम की क्या प्रॉब्लम है? नाम से क्या आपकी मोहब्बत कम होने वाली है? तो प्रॉब्लम आप में, कुरान में नहीं है। आप समझ रहे, इस्लाम में आपका दर्जा बढ़ता है कि भले ये मेरा बेटा नहीं, मैं उनको पैसे दे रहा हूं, मैं इसको प्यार करूं, उसमें प्रॉब्लम क्या है? क्योंकि दे कैन बी अदर प्रॉब्लम, दे कैन बी जेनेटिक प्रॉब्लम, एंड फर्दर मोर मैं मेरे बीवी से ना इंसाफ भी करूंगा। अगर मेरे औलाद नहीं है और मैं कोई लड़के को गोद लेता हूं, तो मैं ना इंसाफी करता हूं मेरे बीवी के साथ, उसकी जायदाद आधी हो जाती है, होती है क्या नहीं? मैं ना इंसाफी कर रहा हूं मेरी वालदा के साथ, मेरी वालदा की जायदाद भी आधी हो जाती है। तो इसके अंदर किसी से ना इंसाफी ना हो, इसीलिए अल्लाह ने कहा है प्यार दो, मोहब्बत दो। लेकिन आज के लोग ज्यादा मानते बनावट में, दिखावे के लिए। तो आप दिखावे के लिए करना चाहते हैं तो प्रॉब्लम है। तो इस्लाम में दिखावे के लिए नहीं करना चाहिए, अल्लाह के लिए करना चाहिए। होप दैट आंसर्स द क्वेश्चन। भाई साहब अभी ये नाइंसाफी हो जाएगी, फिर जाकिर नायक साहब समझा रहे हैं नाइंसाफी के बारे में, अगर हम बहनों को मौका नहीं दें तो ये नाइंसाफी होगी। मैं बहन से गुजारिश करता हूँ कि वो सवाल करें। आई एम डॉक्टर गीता कदम, आई हैव अ क्वेश्चन रिगार्डिंग टेस्ट ट्यूब बेबी। अ लेडी इज हैविंग ओवेरियन फेल्यूर, सो डिड टेस्ट ट्यूब बेबी, इज इट हराम और हलाल? एक्चुअली आई हैड एन आर्ग्यूमेंट विथ वन ऑफ माई फ्रेंड एंड शी सेड इट इज हराम। If it is haram, so what that lady can do for having a kid? Please explain me. मैंने सवाल पूछा है जो डॉक्टर है और कहती है कि अगर एक औरत को ओवेरियन फेलियर है और वो टेस्ट ट्यूब बेबी से बच्चे को जन्म देती है तो जायज़ है क्या? नहीं। जितने भी मेडिकल जरिए हैं बच्चे पैदा करने के, मिसाल के तौर पे इन विट्रो फर्टिलाइजेशन, टेस्ट ट्यूब बेबी, जितने भी तरीके हैं उसमें दो टाइप के तरीके, एक होता है होमोजीनियस, एक होता है हेटरोजीनियस। होमोजीनियस मतलब के जो ओवम है, बैदा है, वो होता है बीवी का और स्पर्म है, मनी है शोहर का, इसे कहते हैं होमोजीनियस। हेटरोजीनियस में क्या होता है, आप स्पर्म लेते स्पर्म बैंक में से, इसके अंदर जो शोहर नहीं है उसकी मनी लेते, तो ये हराम है। तो अगर कोई भी मेडिकल साइंस का तरीका है लेकिन वो होमोजीनियस है, अगर बैदा है बीवी का, ओवम है बीवी का और अगर सीमेन, अगर मनी है शोहर की, तो जायज़ है। लेकिन अगर स्पर्म बैंक में से आप लेते हैं, दूसरे कोई आदमी का लेते हैं, ये हराम है। तो जितने भी मेडिकल तरीके हैं, अगर होमोजीनियस है इसमें कोई एतराज़ नहीं है, हेटरोजीनियस है तो हराम है। होप दैट आंसर्स द क्वेश्चन सिस्टर। भाइयों की तरफ से कोई सवाल हो तो कर सकते हैं। एनी नॉन मुस्लिम ब्रदर और सिस्टर हैज एनी क्वेश्चन, please go behind the queue of the non-Muslim only. You don't have to go behind the full queue like the brother who asked the first question. I told him go behind the non-Muslim. So sister, surely stay at the microphone. There are not many non-Muslims. Inshallah, inshallah, within a few minutes we'll get a chance again. So any non-Muslim who has a second question can go behind the queue of the non-Muslims. Koi bhi gair musalman ko sawal puchna hai to wo gair musalmano ke piche wapis ja sakta hai aur dusra sawal puch sakta hai. Yeah, my sir. Haan, me SB mane. सर्विस करतो इथं पुण्यामध्ये, माझा मित्र आशिफ शेख यांनी सांगितल्यामुळे मी इथं आलेलो आहे. ईश्वर एक आहे, आला एक आहे, मग ही धर्माची विविधता कशासाठी, मग एवढा आट्यापिट्या कशासाठी चाललाय? हेच धर्म व्हायला पाहिजे, तेच धर्म व्हायला पाहिजे. ईश्वराने एकच धर्म निर्माण केला असतं ना, मग हे तुम्ही काय करताय? ईश्वराचं जे काम आहे त्यांनी एकच जर ईश्वराला धर्म हे केला असता तर हे विविधता आली नसती ना, आणि तुम्हाला प्रचार पण करायची वेळ आली नसती. भाई साहब ने बहुत अच्छा सवाल पूछा है कि ईश्वर एक है, पैगाम एक है, तो ये दिगर धर्म क्यों हैं, ये इतने धर्म क्यों हैं? इसीलिए कुरान मजीद में लिखा है कि अल्लाह सुबहाना व ताला ने एक ही मजहब भेजा है. जितने भी किताबों में मजहब जो लिखा है वो एक ही है, ये हम इंसानों ने गलत बनाए हैं. ये हम इंसानों ने जितने भी इख्तलाफ है हम इंसान ने किए हैं. तो कुरान मजीद में लिखा है कि अल्लाह भगवान ने एक ही धर्म भेजा है और वो एक धर्म में लिखा है कि एक ही खुदा. लेकिन ये मुसलमान, हिंदू, क्रिश्चियन, सिख, ईसाई, ये कशासाठी? एकाच इस्लाम धर्मात जर सगळे पहिल्यापासून आले असते, हा या काय भानगड करायची गरजच नव्हती ना. हाँ, मराठी मुझे समजते, जवाब देने आता नाही. भाई साहब ने पूछे क्या ये मुसलमान, हिंदू, क्रिश्चियन, सिख, क्या ये भांडण क्यों करना, क्यों ये करना चाहिए? एकताच नको ना, एकच पाहिजे. एकता पाहिजे तो एकता के लिए तकरीर हो रही है. नहीं नहीं, इसीलिए तो आज भांडण हो रहा है, गड़बड़ हो रही है, इसीलिए तो तकरीर कर रहा हूँ. अगर भांडण नहीं होगा तकरीर क्यों करूंगा मैं? नाही, भांडण असं म्हणत नाही. देवाने इस्लाम धर्मात सगळ्यांना जन्माला घातलं असतं, हे आटा पिटा झाला नसतं ना. हाँ, तो इसीलिए आप देखेंगे जो आप कह रहे है, हर किताब में लिखा हुआ है कि आप भगवान के पैगाम पे अमल करो. ये आप देखते हैं, मिसाल के तौर पे आप तहकीक करेंगे, आप कहेंगे कि आप पानी को वाटर क्यों बोलते हैं? ये पानी, वाटर, जल क्या है? सिर्फ पानी कहो. ये सगळ्यांनी मानायला पाहिजे ना. पाणी कह सकते जल कह सकते, पाणी कहते हिंदी में, जल कहते संस्कृत में, वॉटर कहते इंग्लिश में, मोया कहते अरबिक में. लेकिन मैं कहना चाहता हूं कि अगर आप तहकीक करेंगे सब मजहब सब धर्म का पैगाम एक ही है, वो मिलावट को हटा दो, जो यक्षा है उसके ऊपर अमल करो. इसीलिए मैं कहता हूं अगर आपको जितने डॉक्टर साहब आपको जितने समझना है सगळे जर इस्लाम धर्मात आले असते ना हे तुम्ही आट्यापिट्या करायची गरज नव्हती. म्हणजे देवाने पहिलं ते जन्म तिथे घालायला पाहिजे होतं. पण हे विविधता का तयार झाली असं का व्हावं, तुमचं काय मत आहे याच्याबद्दल? क्या बोले जरा, मराठी इतनी मेरी अच्छी नाही, समज गया हूं मैं. आप ये कहना चाहते है कि आप क्यों कहते है कि इस्लाम ही सही है? नहीं नहीं, आप इस्लाम बोल रहे है तो भगवान ने वो इस्लामी एक ही करना मांगता था ना, वो हिंदू मुस्लिम सिख इसे ऐसा क्यों हुआ? भाई साहब मैं आपके सवाल को अच्छे से समझ चुका हूँ, आप शायद हिंदी नहीं समझते. मैं जवाब देने जा रहा हूँ बीच में बोल रहे अब मैं जवाब देने जा रहा हूँ बीच में बोल रहे. आपका सवाल है कि अगर धर्म एक है तो ये अलग अलग धर्म के नाम क्यों है, ईसाई सिख बौद्ध इस्लाम क्यों? तो उसका ही तो जवाब दे रहा हूं मैं. हाँ बोलो. भगवान ने ईश्वर ने एक ही धर्म भेजा, वो है कि एक भगवान में मानो और उसके पैगाम पे अमल करो. लेकिन जितने भी पैगंबर आए जब ये पैगाम लेके आए उसके मानने वालों ने आस्ते आस्ते उस पैगाम में तब्दीली ले आए. और आपके पहले एक भाई ने यही सवाल पूछा था तो मैंने ये जवाब दिया था कि पैगाम तो सब पैगंबर का एक था कि भगवान एक है ईश्वर एक है और सिर्फ एक भगवान में मानना चाहिए. बुत परस्ती गलत है, भगवान का बुत नहीं बनाना चाहिए, भगवान ने बेटा नहीं जना. लेकिन वक्त जाने के वजह से इस पैगाम में तब्दीली आने लगी. जब तब्दीली आए तो भगवान ने दूसरे पैगंबर को भेजा, फिर तब्दीली आए फिर पैगंबर भेजा. इस तरीके से 1,24,000 पैगंबर इस धरती पे आए और जितने भी पैगंबर आए वो सिर्फ अपने लोग को सही रास्ता दिखाने के लिए आए. और आखिरी पैगंबर से मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम. तो मैं ये कहता हूं आपसे अगर इख्तिलाफ है तो मैं ये कहता हूं कि जो यक्षा है सारे मजहब की किताबों में कम से कम उस पर तो अमल करो. मैं आपसे पूछना चाहता हूं, आप बोलते सब धर्म के बराबर, तो आपकी किताब में लिखा है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में, आप क्या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को मानते हैं? मैं आपसे पूछना चाहता हूँ भाई साहब. मैं ईश्वरला मानतो. बिल्कुल सही, आपके किताब में भविष्य पुराना पर्व 3 खंड 3 अध्याय 3 श्लोका 5-8, भविष्य पुराना पर्व 3 खंड 3 अध्याय 3 श्लोका 10-27, यजुर्वेद चैप्टर 21, ये सब रेफरेंसेस दे रहा हूँ मैं. यजुर्वेद के अंदर लिखा है, सर्वावेद में लिखा है, ऋग्वेद में लिखा है, सब में लिखा है. आप अगर उपनिषद पढ़ेंगे मती गुंग मैं सांगतो. मला सांगा, मैं आपसे पहले ये सवाल पूछता हूँ भाई साहब, एक ईश्वर में मानते हैं आप? हाँ एक ईश्वर मानते. बस मैं भी मानता हूँ. आप मानते उस ईश्वर में की प्रतिमा नहीं है? नहीं है. नहीं है, कोई बुत नहीं है, कोई तस्वीर नहीं है? बस बिल्कुल सही. तो पहले में पास है आप, पहले स्टेज में आप पास है, मानते पहले स्टेज में पास है आप. तो ये बात आप जो हिंदू स्क्रिप्चर की मानते हैं उसके आगे आपके धर्म की किताब में लिखा है कि कल की अवतार आने वाले, उस कल के अवतार के माँ का नाम है सुमति, उसके वालिद का नाम है विष्णु यश. भाई साहब ये लेक्चर डिबेट नहीं हो रहा है. दूसरा उत्तर दिया आप सुनिए. आपने कलकी से मला नका सांगो. मैं काय विचारतो, हिंसा मान्य आहे का तुम्हाला? आप हिंदी में बात करेंगे जरा, ये मराठी में लेक्चर नहीं हो रहा है. हिंसा मान्य है क्या भाई साहब? ये तकरीर हिंदी में हो रही है, उर्दू में हो रही है, आप मुझे सवाल पूछ रहे. आपने ये पूछा कि हिंसा में आप मानते क्या नहीं? वॉयलेंस इस्लाम के मानी है अमन. इस्लाम आता है लव्ज सलाम से जिसके मानी है अमन. इस्लाम धर्म है अमन का. आई हिंसा मान्य है क्या आपको? अगर उनको कुछ समझ में नहीं आता भाई साहब आपको तो आप हाँ. बाद में पूछ सकते हैं. अगर दूसरा कोई गैर मुस्लिम है जो हिंदी में सवाल करना चाहता है He's most welcome. जी बानो की तरफ से कोई सवाल हो तो कर सकते हैं. हेलो सर, आई एम डॉक्टर भाग्यश्री. आई वॉन्ट टू आस्क यू क्वेश्चन अबाउट द ऑर्गन ट्रांसप्लांटेशन, बिकॉज जनरली इन मेडिकल फील्ड वी एनकरेज द ब्लड डोनेशन फॉर द पेशेंट्स हु आर सफरिंग इन अ वेरी क्रिटिकल कंडीशन, But after the brain death, medical field encourages the organ donation, like eye donation or liver donation, kidney donation. What is the Islam says about the organ donation? बहन ने सवाल पूछा है कि इस्लाम की राय क्या है organ donation के बारे में, जिस तरीके से blood transfusion करते हैं, organ donation कर सकते हैं, इंसान जिंदा है या इंसान मरने के बाद हम किडनी या आँख या कुछ दे सकते हैं क्या नहीं। ऑर्गेन डोनेशन के मुतालिक इस्लाम में कहा गया है कि डायरेक्ट कोई वर्स कुरान में नहीं, आयत नहीं है, कोई हदीस ने जिसमें लिखा है कि ऑर्गेन डोनेशन कर सकते हैं नहीं कर सकते, लेकिन जब हम तहकीक करते हैं कुरान के आयतों की और हदीस की और बहुत से मीटिंग और कॉन्फ्रेंस हो चुके हैं, इसके अंदर तीन शर्त अगर पूरी होते हैं तो ऑर्गेन डोनेशन जायज़ है। पहली शर्त, अगर जो शख्स अगर ज़िंदा है और कोई ऑर्गेन डोनेट करता है उसको मेजर लॉस नहीं होना चाहिए। मिसाल के तौर पे अगर मैं दिल डोनेट करूंगा तो मर जाऊंगा, तो मैं जीते जी दिल को डोनेट नहीं कर सकता हूं। लेकिन आज की साइंस कहती है कि इंसान के पास दो किडनी है, अगर वो एक किडनी किसी को डोनेट करता है फिर भी वो एक किडनी के जरिए जी सकता है। तो अगर मेरी वालदा की किडनी फेल हो चुकी है और मैं एक किडनी मेरी वालदा को देता हूं तो ये जायज़ है। दूसरा पॉइंट, जो शख्स ऑर्गेन को रिसीव करता है उसको मेजर बेनिफिट होना चाहिए उसके लाइफ में। और थर्ड, कोई भी ऑर्गेन डोनेट करता है तो पैसा उसे नहीं मिलना चाहिए, नॉट फॉर एनी इकोनॉमिकल गेन्स। अगर ये तीनों शराइत पूरे होते हैं कि जो शख्स ऑर्गेन दे रहा है उसको मेजर लॉस नहीं होना चाहिए, अगर वो मर जाता है उसके बाद कोई ऑर्गेन डोनेट करना चाहता है तो ये जायज़ है। उसके बाद जो ऑर्गेन रिसीव कर रहा है उसे मेजर बेनिफिट होना चाहिए उसके हेल्थ के अंदर। और थर्ड चीज़, पैसे के लिए कोई भी ऑर्गेन डोनेट नहीं करना चाहिए। अगर ये तीनों शराइत उतरते हैं तो ऑर्गेन ट्रांसप्लांटेशन, ऑर्गेन डोनेशन जायज़ है। माइक नंबर दो से। गुड इवनिंग सर, मेरा नाम महेश चौहान है, रहने को घोरपड़ी गांव में हूँ, आईटीसी में जॉब करता हूँ मैं। तो आपने जो भी इन्फॉर्मेशन दिया वो यहाँ पर बहुत अच्छा था, लेकिन एक सवाल करता हूँ। हिंदुइज्म में दो क्लास है, अपर क्लास और लोअर क्लास। तो लोअर क्लास को पहले ज़माने में ट्रीटमेंट बहुत बुरा मिलता था, तो मैं ये करना चाहता हूँ कि डॉक्टर बाबा साहेब आम्बेडकर उन्होंने बुद्धिज्म क्यों चुना लोअर क्लास के लिए? भाई साहब ने बहुत अच्छा सवाल पूछा कि हिंदुइज्म में दो क्लास है, लोअर क्लास हायर क्लास। एक्चुअली हिंदुइज्म में चार क्लास है, अपने टॉप और बॉटम को गिना। लोअर ही पकड़ता हूँ मैं बस। हाँ, चार में बहुत कन्फ्यूजन है। लेकिन मैं क्योंकि तालिबे इल्म दिगर मजहब का, मैं दो कहूँगा तो लोग बोलेंगे मैं हिंदुइज्म नहीं जानता हूँ। आप कहे तो प्रॉब्लम नहीं है, अपर एंड लोअर। मैं जानता हूँ कि ब्राह्मण है, क्षत्रिय है, वैश्या और शूद्रा है, चार क्लास है। लर्नेड क्लास ब्राह्मण, जैसा आता है हिंदू मतलब किताब में कि भगवान से सिर से बने ब्राह्मण, चेस्ट से बने क्षत्रिय वॉरियर क्लास, और पेट या थाइज से बने वैश्या जो है बिजनेस क्लास, और फीट से शूद्रा। तो बाबा साहेब अम्बेडकर ने शूद्रा क्लास के लिए बुद्धिज्म क्यों चुना, बहुत अच्छा सवाल है। पहली चीज़ मैं ये कहना चाहता हूँ कि इस्लाम में कोई भी क्लास नहीं है, हाई क्लास और लो क्लास नहीं है। तो उसका जवाब बाद में दूंगा। पहले मैं ये कहना चाहता हूँ कि बाबा साहेब अम्बेडकर ने, अगर आप उनकी किताब पढ़ेंगे, उन्हें सबसे अच्छा मजहब पसंद आया वो इस्लाम। उन्हें तहकीक की दिगर मजहब की, सबसे अच्छा मजहब पसंद आया इस्लाम। लेकिन हम मुसलमानों ने उन्हें अच्छे तौर से स्वागत नहीं किया, क्योंकि कई मुसलमान गांव खेड़ में जाएंगे उनको हिंदुइज्म का इन्फ्लुएंस हुआ, वो भी जात पात में मानते, ऊपर जात नीचे जात। अफसोस की बात है इस्लाम में कोई भी जात पात नहीं है, लेकिन कुछ मुसलमान हिंदू के साथ रह रहे के वो भी कास्टिज्म में मानने लगे। आज की तारीख में भी आप अगर गांव खेड़े में जाएंगे तो कई मुसलमान जो समझते हैं मैं ऊंची क्लास का हूं और ये मुसलमान नीचे क्लास का है। कई जगह जाएंगे मैं शेख हूं, मैं हूं सैयद, ऊंची क्लास। इस्लाम में ऐसा कुछ है ही नहीं। इस्लाम में अल्लाह ताला फरमाते सूरह हुजरात में, सूरह नंबर 49 आयत नंबर 13 में, या अय्युहन नास इन्ना खलकनाकुम मिन ज़क़रिन व उन्सा व जअलनाकुम शुउबा व क़बाइला लितअरफु इन्न अक्रमकुम इंदल्लाह यत्तक़ुकुम इन्नल्लाह अलीमुन खबीर। जिसके मानिए कि ए इंसानों, हमने तुम्हें एक जोड़े से पैदा किया है, मर्द और औरत के, और आपको ग्रहों में बांटे हैं ताकि आप एक दूसरों को पहचान सको, ना कि आप एक दूसरों से नफरत करें। और आप में से सबसे बेहतरीन इंसान वो है जिसके पास तकवा है। तो इंसान एक क्राइटेरिया से ऊंचा या नीचा हो सकता है, जो आदमी के पास तकवा है, राइचियसनेस, पायटी, गॉड कॉन्शियसनेस, खुदा की अच्छी इबादत करता है, खुदा के पैगाम पे अमल करता है, वही इंसान ऊंचा है। पैसे के मामले से कोई आदमी ऊंचा नीचा नहीं हो सकता है, जिन्स के मामले से मर्द या औरत ऊंचा नहीं हो सकता है, या कलर से सफेद या काला रंग से कोई आदमी ऊंचा या नीचा नहीं हो सकता है। ऊंचा आदमी एक ही क्राइटेरिया से हो सकता है, अगर वो खुदा की इबादत करे, खुदा के पैगाम पे अमल करे, वो इंसान ऊंचा हो सकता है। लेकिन जब बाबा साहेब अम्बेडकर ने तहकीक की, हमारे मुसलमान ने सही स्वागत नहीं किया, तो फिर वो सेकेंड बेस्ट रिलीजन पे गए, जो था बुद्धिज्म। और आज जो दलित है उन्हें कहते हैं नियो बुद्धिस्ट। तो आप बाबा साहेब अम्बेडकर की किताब की तहकीक करेंगे, और मैं पढ़ चुका हूँ बाबा साहेब अम्बेडकर की किताबें, कई बार लिखा गया है उन किताबों में कि किस तरीके से हिंदू को सही रास्ते दिखाए। और हिंदुइज्म के बारे में मैं कहना नहीं चाहता हूँ, और ये सही मौका नहीं कहने के बारे में बाबा साहेब अम्बेडकर ने क्या लिखा हिंदू किताब के बारे में, कि वो मेरा मकसद नहीं है, लेकिन मैंने उनकी किताब पढ़ चुकी है। तो गलती थी मुसलमानों की, इसीलिए मैं कहता हूँ ये तकरीर का मौजू वही था, दावत या हलाकत। अगर आप गैर मुसलमान को इस्लाम का पैगाम नहीं पहुंचाएंगे, अल्लाह ताला आपको नष्ट कर देगा, अल्लाह ताला आपको हलाक करेगा। तो इस तकरीर का मौजू वही था, क्योंकि हम मुसलमानों ने सही तरीके से गैर मुसलमान को इस्लाम नहीं पेश किया। और जब बाबा साहेब अम्बेडकर इस्लाम कबूल करना चाहते थे, हम मुसलमानों ने उनको सही तरीके से वेलकम नहीं किया, सही तरीके से स्वागत नहीं किया, इसीलिए बाबा साहेब अम्बेडकर गए, नेक्स्ट बेस्ट रिलीजन वो है बुद्धिज्म। और मैंने इस पे तकरीर भी की है ऑन बुद्धिज्म पे, मैंने ये भी कहा है कि बुद्धिज्म और इस्लाम में यकसानियत क्या है। और इवन आप मान लो बाबा साहेब अम्बेडकर की बात और आप बुद्धिज्म पे अमल करेंगे, फिर से आप लौट के बुद्धिज्म में ये भी लिखा है कि एक आखिरी मैत्री आने वाले, वो आखिरी मैत्री है मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो आप बुद्धिज्म मान लो कबूल भी किए, वो इन बिटवीन फेज है हिंदुइज्म और इस्लाम का, आपको मानने पड़ेगा बुद्ध स्क्रिप्चर में लिखा हुआ है कि एक मैत्री आने वाले है, और वो मैत्री कोई नहीं है लेकिन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम। तो मान लो जो नीचे क्लास के लोग ने बुद्धिज्म एक्सेप्ट किया, अगर बुद्धिज्म के स्क्रिप्चर आप पढ़ेंगे तो आपको मानने पड़ेगा आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम में। होप दैट आंसर्स द क्वेश्चन। माइक नंबर टू पे और कोई सवाल हो तो कर सकते हैं भाई लोग। मेरा नाम दुर्गेश सोलंकी है और मैं नॉन मुसलमान से हूँ। मेरा सरनेम सोलंकी और रुखी समाज जो भंगी समाज कहते हैं वही समाज से हूँ, और मेरे छोटे दो भाई मुसलमान बन गए हैं और मैं सबसे बड़ा हूँ घर में, तो मैं अब मुसलमान बनना चाहता हूँ। उन लोगों ने मुझे समझाया है कि किस तरह से मुस्लिम है और क्या है। मुसलमान बोले तो दहशतवादी मुसलमान नहीं है। मेरा सवाल यही है कि आप मुझे कलमा पढ़ने से मैं मुसलमान पक्का किस तरह से बन जाओ। भाई साहब, आपने कहा कि आपके दो छोटे भाई ने इस्लाम कबूल किया, अल्हम्दुलिल्लाह, हमको कंग्रेचुलेट करते हैं। आप कहते हैं कि आप मुसलमान बनना चाहते और किस तरीके से मुसलमान बन सकते, पहले मैं ये जानना चाहता हूँ आप पे किसी ने जबरदस्ती तो नहीं की? नहीं नहीं सर, नहीं जबरदस्ती की, माशाल्लाह। आई लाइक द मुस्लिम। और अगर आप कहते हैं दहशतगर्द मुसलमान जैसी चीज है ही नहीं है, हॉट कोल्ड, हॉट कोल्ड समझे, हॉट कोल्ड है नहीं, तो हॉट होता है कोल्ड होता है, तो दहशतगर्द मुसलमान चीज ही नहीं है। अगर वो दहशतगर्द तो मुसलमान हो ही नहीं सकता है, अगर मुसलमान तो दहशतगर्द नहीं हो सकता है, दोनों साथ में मुमकिन ही नहीं है। यस सर, यस, आई लाइक दिस। तो आप मुझे बोलेंगे दहशतगर्द मुसलमान बनाओ, तो मैं बोलूंगा मैं तो नहीं बना सकता हूँ, मैं आपको मुसलमान बनना चाहता हूँ। हाँ, माशाल्लाह, मुसलमान बनना आपको मैं कह सकता हूँ। और दहशतगर्दी के बारे में परसों मेरी तकरीर है, क्या आतंकवाद मुसलमान की विरासत है, वो परसों तकरीर करता हूँ। लेकिन मुसलमान बनना बहुत आसान है, आपको कोई बाकी मजहब में कोई डुबकी लेने की जरूरत नहीं, ना कोई धागा बांधने की जरूरत है, सिर्फ आप अपने जबान से कबूल करेंगे कि भगवान एक है, खुदा एक है और उसके सिवा कोई नहीं है, और आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम में आप मुस्लिम बन सकते। और अगर आप इस बात को मानते हैं तो मैं अरबी में दोहराऊंगा और आप भी दोहराइए। आप भाई साहब मानते हैं भगवान एक है? हाँ। आप मानते हैं कि खुदा एक है? हाँ हाँ। माशाल्लाह। आप मानते हैं कि आखिरी पैगंबर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है? हाँ सर। बस ये दो चीज जरूरी है। आपने टोपी पहना, अच्छी बात है, टोपी पहनना फर्ज नहीं, मैं भी पहना हूँ माशाल्लाह, पहने अच्छी बात है, लेकिन मुसलमान को टोपी पहनना फर्ज नहीं, लेकिन अगर आप दिखाना चाहते हैं मुसलमान है जैसा मैं दिखाना चाहता हूँ तो अच्छी बात है माशाल्लाह, लेकिन वो अरबी ताज है ना इस्लाम का। मैं अरबी में कहूंगा और आप दोहराइए। यस सर। अशहदु अल्ला इलाहा, अशहदु अल्ला इलाहा इल्लल्लाह, इल्लल्लाह व अशहदु, अशहदु अन्ना, अन्ना मुहम्मदन, मुहम्मदन अब्दुहु, अब्दुहु व रसूलुहु, व रसूलुहु। मैं शहादत देता हूं, तकबीर, मैं शहादत देता हूं, अस्सलाम वालेकुम, मैं गवाही देता हूं, मैं गवाही देता हूं कि एक ही अल्लाह है, एक ही अल्लाह है और अल्लाह के अलावा कोई माबूद नहीं है, अल्लाह के अलावा कोई माबूद नहीं है और मोहम्मद, मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि वसल्लम उसके आखिरी पैगंबर है, उसके आखिरी पैगंबर। माशाल्लाह आप मुसलमान हो गए माशाल्लाह, मुबारक, वेलकम वेलकम वेलकम वेलकम। मैं आपको मुबारकबाद देता हूँ और ये कहना चाहता हूँ कि हमारे मुसलमान में कोई भी ऊंची नीची जाति नहीं है। पैसे से आप ऊंचा नीचा नहीं हो सकते, धन से नहीं हो सकते, रंग से नहीं हो सकते। खाली ऊंचा नीचा वो इंसान है जो भगवान को ज्यादा मानता है, जो खुदा को ज्यादा मानता है। जितना आप खुदा के पैगाम पे अमल करेंगे उतने अच्छे मुसलमान आप हैं। शुक्रिया सर, शुक्रिया। तकबीर, तकबीर। मैं आपको मुबारकबाद देता हूँ और मैं आपको वेलकम करता हूँ इस्लाम पे जो अमन का धर्म है। यस सर, मुबारकबाद देता हूँ। अल्लाहू अकबर, अल्लाहू अकबर। बहनों की तरफ से प्लीज। आप भी एक बहन कलमा पढ़ना चाहती है डॉक्टर साहब के हाथ से मेरे साथ में। सलाम वालेकुम सर। वालेकुम अस्सलाम रहमतुल्लाह बरकातहू। माय नेम इज पुष्पा शिंदे। दो आई एम बॉर्न हिंदू, आई बिलीव इन इस्लाम एंड आई वांट टू रीड अ कलमा। अलहम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान रहीम मालिक यौमिद्दीन इयाक नअबुदु व इयाक नस्तईन इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अन'अमता अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन आमीन। माशाल्लाह, वेरी गुड। बिस्मिल्लाह रहमान रहीम कुल हुवल्लाहु अहद अल्लाहु समद लम यलिद व लम युलद व लम यकुल लहु कुफुवन अहद। माशाल्लाह सिस्टर। Brother, she needs to recite the kalma. So, can you just? आप sister, मैं पूछना चाहता हूँ कि आप इस्लाम कबूल करना चाहती है? Yes sir. पहले मैं ये कहना चाहता हूँ कि जब से पीस टीवी शुरू हुआ है अल्हम्दुलिल्लाह और काफ़ी करोड़ों लोग पीस टीवी को देख रहे हैं और अक्सर तकरीर के बाद कई गैर मुसलमान जब जानने लगे इस्लाम क्या चीज़ है, इस्लाम की सही तालीमात क्या है, तो अल्हम्दुलिल्लाह अल्हम्दुलिल्लाह कई लोग इस्लाम कबूल कर रहे हैं। और जब लास्ट टाइम कॉन्फ्रेंस हुआ था बॉम्बे में अल्हम्दुलिल्लाह, आखिरी दिन लाखों का मजमा था और आखिरी दिन अल्हम्दुलिल्लाह सुम्मा अल्हम्दुलिल्लाह अल्लाह सुबहाना व तआला ने कई गैर मुसलमान को हिदायत दी। मैं ये नहीं कहता हूँ कि मेरी तकरीर से कोई गैर मुस्लिम मुस्लिम बनता है, अल्लाह हिदायत देता है। और हम देखते हैं कि एवरीथिंग इज़ लाइफ, एवरीथिंग इज़ ओपन, हम किसी को ज़बरदस्ती नहीं करते, हम पैगाम पहुंचाते। आपको पसंद आता है तो कबूल करो, नहीं पसंद आता तो भी हमें कोई हर्ज नहीं है। लेकिन इंटेलिजेंस मुझसे पूछती है कि कोई शख्स थे जो लोग ने कबूल किए? मैं ये भाई साहब को कभी पहले देखा ही नहीं, ना ये बहन जी को कभी देखा हूँ, शायद उनने मुझे टीवी पे देखा है। और हम किसी को ज़बरदस्ती नहीं करते, लेकिन अल्हम्दुलिल्लाह जब लोग को सच्चाई मालूम पड़ती है, इस्लाम का जो पैगाम मिलता है अमन का, तो उनमें जो जज्बात बाहर आते हैं अल्हम्दुलिल्लाह और वो कबूल करते हैं। तो मुझे इंटेलिजेंस ने यहाँ पुणे में आने के पहले कहा था कि देखो आप मुसलमान बनाओ लेकिन पब्लिक पे मत बनाओ। तो मैंने उससे कहा कि मैं किसी को मुसलमान बनाता नहीं हूँ, वो भगवान बनाता है, वो भगवान हिदायत देता है, खुदा हिदायत देता है। और अगर कोई शख्स बनना चाहता है तो मेरी गवर्नमेंट नहीं रोकती, मेरी कंट्री नहीं रोकती, तो मैं कैसा रोक सकता हूँ? हिंदुस्तान वन ऑफ द फ्यू कंट्रीज, बहुत कम मुल्क है जिसमें इतने राइट्स है। और हिंदुस्तान में हर सिटीजन को ही हैज अ राइट टू प्रीच प्रैक्टिस एंड प्रोपोगेट रिलीजन, उसको हक है कि अपने दीन के बारे में प्रचार करे, उसके ऊपर अमल करे और उसको प्रोपोगेट करे, कोई रोक नहीं सकता है। और कोई भी अगर इंसान कोई भी धर्म कबूल करना चाहता है उसको बिल्कुल इजाजत है, लेकिन जबरदस्ती कोई किसी को कोई भी मजहब में दाखिल नहीं कर सकता है। तो बहन जी, मैं ये जानना चाहता हूँ कि आप अपने दिल से इस्लाम कबूल करना चाहती है? जी, मैं दिल से इस्लाम कबूल। माशाल्लाह, बहुत अच्छी बात है। आप मानते हैं कि खुदा एक है? जी हाँ। आप मानते हैं कि आखिरी पैगंबर इस खुदा के मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम है? जी हाँ। तो इंशाल्लाह मैं अरबी में कहूँगा जो कलमा और आप दोहराए और फिर मैं तर्जुमा करूँगा। अशहदु अल्ला इलाहा इल्लल्लाह वअशहदु अन्ना मुहम्मदर रसूलुल्लाह। मैं गवाही देती हूँ कि अल्लाह के अलावा कोई भी माबूद नहीं है और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम उसके आखिरी पैगंबर है। माशाल्लाह, आप मुसलमान हैं। मैं अल्लाह सुब्हान व तआला से दुआ करता हूँ कि इस बहन को और इस भाई को अल्हम्दुलिल्लाह जन्नत नसीब फरमाए। और मैं दरख्वास्त करता हूँ कि जो भी यहाँ गैर मुस्लिम हैं, आप इंशाअल्लाह इस्लाम का पैगाम सुनिए। ये पैगाम अमन का है। अक्सर मीडिया कहती है क्या ये दहशतगर्द मजहब है, अक्सर मीडिया कहती है कि इस रिलीजन में वायलेंस है, जिसको इंशाअल्लाह मैं टच करूँ आखिरी दिन पे। आतंकवाद क्या मुसलमानों की विरासत है? और इंशाअल्लाह इस्लाम में कोई भी किसी को जबरदस्ती तलवार के जोर पे या बंदूक के बल पे किसी को कबूल नहीं करा सकते। ये इस्लाम में हराम है। कुरान में लिखा गया है ला इकराह फिद दीन, के कोई भी दीन में जबरदस्ती नहीं कर सकता। और मैं कॉन्ग्रेचुलेट करता हूँ, मुबारकबाद देता हूँ इस बहन जी को और भाई साहब को, और अल्लाह से दुआ करता हूँ कि इनको इंशाल्लाह कबूल करे और इनके अमाल में इंशाल्लाह तरक्की हो और ये अपने खानदान में इस अमन को फैला सके। मैं इस्लाम में कही गई काफ़ी बातें फॉलो करती हूँ, नमाज पढ़ती हूँ, रोज़े रखती हूँ, लेकिन ट्रबल कम्स व्हेन इट कम्स टू लिसनिंग टू म्यूज़िक और वॉचिंग मूवीज। इज़ इट अ गुना टू लिसन टू म्यूज़िक? मैंने सवाल किया कि मैं कुरान पढ़ती हूँ, मैं नमाज पढ़ती हूँ, लेकिन प्रॉब्लम है जब म्यूज़िक सुनती हूँ, क्या जायज़ है कहने, क्या पिक्चर देखना जायज़ है कहने? कुरान में लिखा है कि आप मोटे मोटे हराम काम से दूर रहो, इंशाअल्लाह अल्लाह ताला आपके साथ है। क्योंकि आप अभी नौ मुस्लिम हैं, आस्ते आस्ते आप अगर सलाह पढ़ती है अल्हम्दुलिल्लाह, सबसे अहम बात है कि मानना चाहिए खुदा में, उसके बाद है सलाह जो आप पढ़ते हैं माशाल्लाह, उसके बाद है ज़कात कि आपको चैरिटी देना है, उसके बाद रोज़ा है, बाकी चीज़ें कई चीज़ें इस्लाम में। आप इंशाअल्लाह जो अहम चीज़ों को पहले फॉलो कीजिए, उसके बाद आप बाकी चीज़ पर भी आ सकते। लेकिन चूँकि आपने मुझसे सवाल किया कि म्यूज़िक सुनना अलाउड है कहने, अल्लाह के रसूल की हदीस है कि म्यूज़िकल इंस्ट्रूमेंट जो है एक्सेप्ट फॉर डफ के अलावा बाकी सब म्यूज़िकल इंस्ट्रूमेंट्स हराम हैं और ये आपको अल्लाह से दूर लेके जाते हैं। तो इस पस मंज़र के हदीस के पस मंज़र में म्यूज़िक सुनना सही बात नहीं है। लेकिन आप क्योंकि अभी नौ मुस्लिम हैं, जो चीज़ अहम बातें हैं उसके ऊपर पहले आप अमल कीजिए। अगर आप चाहते हैं कि आप में इतना तकवा है कि मैं छोटी छोटी बात पे भी अमल करूं, तो बेशक अगर आप जानना चाहते हैं कि म्यूज़िक पर से डफ के अलावा बाकी म्यूज़िकल इंस्ट्रूमेंट्स हराम हैं। और मूवी, वो मूवी जो हराम मूवी है वो देखना नाजायज़ है। टीवी देखना नाजायज़ नहीं है, लेकिन टीवी पे गलत चीज़ देखना, उरियानगी, ऑब्सिनिटी, ये देखना हराम है। लेकिन अगर आप अच्छा टीवी पे लेक्चर देखते हैं, अच्छा इस्लामिक लेक्चर देखते हैं, तो वो गलत नहीं है। तो गलत चीज़ देखना हराम है। अच्छी चीज़ पिक्चर पे देखना जायज़ है। जो चीज़ शरीयत के खिलाफ नहीं है वो चीज़ देखना जायज़ है, जो शरीयत के खिलाफ है वो हराम है। होप दैट आंसर्स द क्वेश्चन। मेरा नाम अरुण पवार है। मेरा सवाल ये है कि भगवान बुद्ध ने सब में अहम बात ये कही है कि आपको भगवान की या स्वर्ग नरक जन्नत जो भी है उस चीज की चिंता करने की जरूरत नहीं है। आपके हाथ में आपका जीवन है, वो जीवन आप कैसा उच्चतम महानतम बनाएंगे इसी बात पे आप जोर दे दो। उच्चतम और महानतम जीवन कैसा होता है, एक उन्होंने उदाहरण दिया है कि आप खाना भी खाएंगे तो पके हुए फल का भोजन करो, जो फल झाड़ ने छोड़ दिया है तो आपके ऊपर कोई जंजीरें नहीं आएंगी। जो फल जो है वो झाड़ कभी वापस नहीं लेता, उन्होंने तो छोड़ दिया है, वही फल का भोजन करो। यहाँ तक भगवान बुद्ध ने कहा है कि आपको इस चीज की चिंता क्या है कि आप मरने के बाद स्वर्ग में जाएंगे, नरक में जाएंगे, भगवान के पास जाएंगे, भगवान यहाँ आएंगे, इसकी कोई चिंता ही नहीं आपको। आपको आपका जीवन उच्चतम महानतम बनाने की यही चिंता होनी चाहिए, तो आप इस पे गौर करो। भाई साहब ने सवाल किया है कि भगवान बुद्ध ने ये कहा है, भगवान बुद्ध ने ये कहा है। भाई साहब, कोई भी बुद्ध की किताब में मैंने भगवान बुद्ध का नाम ही नहीं सुना है। बुद्ध को जानता हूं मैं, बुद्धा को जानता हूं, भगवान बुद्धा को नहीं जानता हूं। वो आप कहते हैं तो आप अगर गलत कहते तो मैं क्यों मानूं? क्योंकि आप अगर बुद्धा की टीचिंग्स पढ़ेंगे, बुद्धा की तालीमात पढ़ेंगे, बुद्धा ने कभी भगवान का जिक्र ही नहीं किया। बुद्धा ने कभी भी ईश्वर और भगवान का जिक्र नहीं किया। क्यों? तो बुद्धिस्ट स्कॉलर्स ये कहते हैं कि इस हिंदुस्तान में, इस धरती पे इतनी बुद्ध परस्ती थी कि वो भगवान के बारे में खामोश थे। उनने ये भी नहीं कहा कि भगवान है और ये भी नहीं कहा कि भगवान नहीं है। तो आप अगर बुद्धा को भगवान बना दिए तो प्रॉब्लम है भाई साहब। अने आप बुद्धा की टीचिंग्स को पढ़े ही नहीं। जिस तरीके से बुद्धा ने भगवान के बारे में जिक्र नहीं किया और आपने बुद्धा को भगवान बना दिया, उसी तरीके से धर्म में, कई धर्मों में तब्दीली आई, चाहे वो ईसाई धर्म हो, बुद्ध धर्म हो, चाहे वो जुडाइज्म हो। जिस तरीके से आप कहने लगे, लोग ने अपने मन से कहने लगे और सही तालीमात को छोड़ दिया। तो भाई साहब, पहले भगवान के बारे में तहकी करो और बुद्ध ने क्या तालीमात दी उसकी तहकी करो। आपने बुद्ध को भगवान बना दिया, बिल्कुल गलत है। और आप देखते हैं कि दलित लोग और बुद्धिस्ट लोग बुद्धा का बुद्ध बनाया। बुद्धा ने कभी भी नहीं कहा मेरा बुद्ध बनाओ, बुद्धा ने कभी भी नहीं कहा। ये क्या हो रहा है? ये इन्फ्लुएंस ऑफ बाकी मजहब का इन्फ्लुएंस, बाकी धर्म का इन्फ्लुएंस आपके ऊपर है। तो बुद्धा के अगर टीचिंग्स पढ़ेंगे, बुद्धा ने कहा कि देयर आर फोर ग्रेट ट्रुथ्स, चार हक बातें हैं। सबसे पहली, वक्त का मैं सिर्फ 2-3 मिनट है, 10 बजने को, पहला हक है कि इस धरती पे देयर इज लॉट ऑफ सोरोज ऑन दिस वर्ल्ड। ये धरती पे कई चीज है जो अफसोस करने के लायक है, सोरोज है, मुश्किलात है। नंबर 2, इस धरती पे डिजायर है, ख्वाहिश है। नंबर 3, ये धरती से सोरोज को निकाला जा सकता है जब आप ख्वाहिशों को निकालते हैं। और नंबर 4, अगर ख्वाहिश को निकालना है तो 8-fold path के ऊपर अमल करो। वक्त कम होने की वजह से पहले सूत्र को मैं मानता हूँ, इस धरती पे सोरो है। दूसरे सूत्र को भी मानता हूँ कि लोगों में ख्वाहिश है। तीसरा सूत्र है कि अगर आपको सोरो निकालना है तो ख्वाहिशों को निकालिए। चौथा है कि अगर आपको ख्वाहिश को निकालने का है तो 8-fold path फॉलो करो। और तीसरा और चौथा सूत्र कॉन्ट्रडिक्ट हो रहा है। तीसरे सूत्र में कहा गया है कि आप ख्वाहिशों को निकालो और चौथा सूत्र में कहा गया है कि 8-fold path पे अमल करो। अगर आप ख्वाहिश को निकाल देंगे तो 8-fold path पे अमल करने की ख्वाहिश रहेंगी नहीं। तो देयर इज अ फैलेसी ऑफ लॉजिक। वक्त कम होने की वजह से आप मेरी तकरीर सुन सकते मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम स्क्रिप्चर्स, जिसमें बुद्धिज्म का जिक्र किया है। इसीलिए बुद्धा ने भगवान के बारे में जिक्र नहीं किया, क्योंकि उसे डर था कि लोग अब तक तैयार नहीं हुए मानने के लिए कि खुदा एक है। होप दैट आंसर्स द क्वेश्चन। वाखर दावान अल्हम्दुलिल्लाह रब्बिल आलमीन। आज की नशिश यहीं पर ख़त्म होती है। जज़ाकअल्लाहु खैरन।